بسم الله الرحمن الرحيم إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله وبعد وقال عز وجل في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون وقال يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا وقال يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد ربي اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي وقال عز وجل في القرآن المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال ان الله اصطفاه عليكم وزاده بسطة في العلم والجسم وقال قالت احدهما يا ابت استاجره ان خير من استاجرت لقوي الامين اما بعد تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہاں اس ہفتے واری درس قرآن کے لیے جمع ہوئے ہیں. انشاءاللہ العزیز اس مختصر سے وقت میں میں آپ تمام کے سامنے ایک جو ہے اہم عنوان پر روشنی ڈالنے کی کوشش کروں گا. اور آج کا جو میرا عنوان ہوں گا اس عنوان کو عموماً لوگ یہ سمجھتے ہیں کہ اس عنوان کا اسلام سے کوئی تعلق نہیں ہے یا اس عنوان کا جو ہے ہماری زندگیوں سے کوئی تعلق نہیں ہے اور یہ کہ ایک ایسا موضوع ہے ایسا ٹاپک ہے کہ اس کی ہمیں خاص کوئی ضرورت نہیں ہے. اور میرا آج کا انشاءاللہ عزیز جو ٹاپک ہوں گا جس میں روشنی ڈالوں گا وہ ہوں گا اسلام اور فٹنس یا فٹنس اور اسلام. فٹنس سے ہماری مراد فزیکل فٹنس ہے, ٹھیک ہے, کہ ایک انسان جسمانی طور سے مضبوط رہے, ٹھیک ہے, اور پھرتیلا رہے, تندرست رہے, ٹھیک ہے, جو کچھ بھی معنی بہرحال فٹنس میں ہو سکتے. فٹ کوئی چیز کو فٹ کب کہا جاتا ہے, بس وہی آج کا معنی ہوں گا کہ فٹنس اور اسلام یا اسلام میں فٹنس کی کیا اہمیت ہے یا جسمانی کثرت اور اسلام یا جسم کو اچھا رکھنے کا اسلام کیا حکم دیتا ہے تاکہ وہ تندرست توانا پھرتیلا صحت مند رہے. بہرحال تو آج چند باتیں میں اس عنوان پہ روشنی ڈالنے کی کوشش کروں گا. یہ عنوان میرا مخصوص کوئی نوجوانوں کے لیے نہیں ہے, یہ عنوان میرا جتنا مردوں کے لیے اتنا خواتین کے لیے, اتنا ہی بچوں کے لیے, اتنا ہی بوڑھوں کے لیے, یاد رکھیے, مطلب سماج کے ہر فرد کے لیے میرا یہ عنوان ہے. اور میں خاص طور سے اس عنوان کے اندر اسلام اس کے بارے میں کیا کہتا ہے وہ رکھنے کی کوشش کروں گا, ٹھیک ہے. تو آئیے ہم دیکھتے ہیں اسلام فزیکل فٹنس یا فٹنس کے بارے میں کیا کہتا ہے. اس لیے کہ جب بھی ایسے عنوان ہمارے ذہن میں آتے تو لوگ سمجھتے ہیں ارے اس کا اسلام سے کوئی تعلق نہیں, خامخواہ کی عنوان اسلام میں داخل کیا جا رہا ہے. جبکہ اسلام کا فزیکل فٹنس سے اتنا گہرا تعلق ہے, اتنا گہرا تعلق ہے کہ اگر عام زبان میں کہوں تو ہماری کوئی عبادت بھی مکمل نہیں جب تک ہم فزیکل فٹ نہیں ہوتے. اور اللہ تعالیٰ اگر ہم فزیکل فٹ نہ ہو تو ہم کو رعایت دیتا ہے کہ بھائی عبادت چھوڑ دو یا مت کرو, چلتا ہے. سمجھ رہے ہیں؟ نماز, ظاہر سی بات ہے آدمی فزیکل فٹ نہیں ہوں گا تو نماز کھڑا رہ کے نہیں پڑھ سکتا ہے, بیٹھ کر پڑھنا پڑیں گے. بیٹھ کر بھی طاقت نہیں تو ظاہر سی بات ہے لیٹ کر پڑھنا پڑیں گے, اس لیے کہ فزیکلی وہ انسان فٹ نہیں ہے. روزہ, ظاہر سی بات ہے فزیکل فٹ ہوں گا تو روزہ رکھیں گا ورنہ بیمار رہیں گا, تو روزہ معاف ہے اس کو, ٹھیک ہے, تو اس کا بھی تعلق فزیکل فٹنس سے. زکات بھی وہی انسان دے سکتا ہے جو فزیکلی فٹ ہو, محنت کرتا ہو, مشقت کرتا ہو, حلال مال کما کے لاتا ہو تو زکات دے گا. اور میں سمجھتا ہوں حج کا تعلق تو بہت زیادہ گہرا ہے فزیکل فٹنس سے. کوئی شخص اگر معذور ہو تو کتنا مشکل ہوتا ہے اس کو حج کرنا, لیکن اگر وہی شخص فزیکلی فٹ ہو اور حج کے لیے جائے تو میں سمجھتا ہوں کتنا زیادہ فائدہ ہوتا ہے, ہے نا, کہ وہ آسانی سے جا سکتا ہے, آرام سے اپنے ارکان خود ادا کر سکتا ہے بنا کسی کی مدد اور کسی کی سپورٹ کے. تو میں سمجھتا ہوں اسلام کا فزیکل فٹنس سے بہت ہی گہرا تعلق ہے. لیکن آئیے چند دلائل کی روشنی میں ہم دیکھتے ہیں اسلام اور فزیکل فٹنس. تو آئیے شروعات میں فزیکل فٹنس کا اسلام سے کیا تعلق ہے, ہم پہلے قرآن جو ہے دو واقعات دیکھیں گے, اس سے پتا چلے گا فزیکل فٹنس کے اسلام میں کیا امپورٹنس اور کیا اہمیت ہے. پہلا واقعہ ہے اللہ رب العزت جو ہے سورہ بقرہ سورہ نمبر 2 آیت نمبر 247 میں فرماتا اور کہتا ہے قال ان اللہ اصطفاہ علیکم وزادہ بسطۃ فی العلم والجسم. واقعہ یوں چلتا ہے کہ بنی اسرائیل میں کوئی بادشاہ نہیں تھا. بنی اسرائیل نے اپنے وقت کے نبی سے کہا کہ آپ ہمارے لیے بادشاہ کو اپوائنٹ کر دیجیے. ان کے وقت کے نبی نے جو شخص کو ان پر اپوائنٹ کیا और कहा कि अल्लाह ताला चाहता है कि तालूत तुम पर जो है हुकूमत करे, तालूत तुम्हारा बादशाह बने। तो लोगों ने कहा तालूत के पास तो माल नहीं है, माल और दौलत नहीं है, तो तालूत कैसे बादशाह हो सकता है। तो तब उस वक्त के नबी ने जवाब में कहा उस कौम से जो ये कह रही थी कि तालूत चूंकि मालदार नहीं, वो हमारा जो है बादशाह नहीं हो सकता। तब उन्होंने कहा, कुरान फरमाता है काला इन्नल्लाहस्तफाहु अलैकुम, अल्लाह फरमाता और कहता है कि पैगंबर ने कहा कि अल्लाह ने इसको तुम पर फजीलत दी है और इसे चुन लिया है। और क्या फजीलत दी है, फरमाए वज़ादहु बस्ततन फिल इल्म वल जिस्म, और इल्म भी और जिस्मानी बरतरी भी तालूत को अल्लाह ने तुम पर दी। हाँ, माली तौर से तालूत गरीब है, लेकिन तालूत के पास जो चुनिंदा उनको चूंकि अल्लाह ने चुना है, दो फजीलतें दी है, पहला इल्म और दूसरी फजीलत जिस्म। तो तालूत को अल्लाह ने इल्म दिया है और दूसरा जिस्म दिया है। जिस्म से मुराद जिस्मानी सलाहियत, कुव्वत, तवानाई, ताकत, बरतरी, समझे ना। तो दो चीजें दी गई थी तालूत को, जो फजीलत थी अल्लाह ने चुना था वो था एक जिस्म और दूसरा इल्म। दूसरा वाकया है सूरह कसस सूरह नंबर 28 आयत नंबर 26, अल्लाह रब्बुल इज्जत फरमाता कहता है मूसा अलैहिस्सलाम अपने शहर से निकले हैं, ठीक है, और एक मुकाम पर पहुंचे, इसको मदियान कहा जाता है। मदियान में वहां उनकी मुलाकात होती है चंद खवातीन, औरतों से, लड़कियों से, जो अपने जानवरों को पानी पिलाना चाहती है, लेकिन कुछ लड़के उन पर जुल्म करते हैं और अपने जानवरों को बाद में लाके उनसे पहले पानी पिलाते हैं। मूसा अलैहिस्सलाम उनकी मदद करना चाहते हैं, पानी निकालते हैं कुएं से, उन बकरियों को, जानवरों को पानी पिलाते हैं। उसके बाद एक लड़की कहती है कि हमारे वालिद बड़े बूढ़े हैं, अगर आप हमारे घर चले तो बहुत अच्छा होगा, अजनबी भी लगते हो इस शहर में। मूसा अलैहिस्सलाम कहते हैं ठीक है, फिर मैं आगे चलता हूँ, तुम पीछे से रास्ता बताओ, इसलिए कि पीछे चलना ठीक नहीं मिले दुरुस्त लड़कियों के, ठीक है। लड़कियां पीछे से इशारा करती है, लेफ्ट राइट, इधर पलटी उधर पलटी, वालिद के पास पहुंच जाते हैं। वालिद के पास जाकर बातचीत होती है कि ये अजनबी आदमी है, फॉरेनर है, दूसरे मुल्क से आए हैं, सारी चीजें होती है। एक अल्लाह फरमाता कहता है वकाल एहदहुमा, वो दोनों में से या उनमें से एक ने अपने वालिद से कहा एहदहुमा या अबतस्ताजिरहु इन खैर मन इस्ताजरता लखवीउल अमीन, कि ऐ वालिद हम क्यों ना इस नौजवान को नौकरी पर रख ले, उजरत पर रख ले, इसलिए कि जिन लोगों को उजरत दी जाती है उनमें सबसे अच्छे वो होते हैं, लखवीउल अमीन, जो सबसे ज्यादा मजबूत होते हैं और अमानतदार होते हैं। तो जानवर को चराने के लिए आदमी को जिस्मानी बहुत मजबूती लगती है, तो कहा कवी, वहां जिस्म का जिस्म ओवरऑल फिटनेस है, कवी कवी एक जिस्म की स्पेशल चीज है, वो है ताकत। जैसे कि एक इंसान हो सकता है बहुत सेहतमंद हो लेकिन ताकत नहीं उसके हाथ में, एक आदमी का हाथ भी नहीं दबा सकता, है ना। तो मूसा अलैहिस्सलाम की खसूसियत यहां बताया कवीउल अमीन, बहुत ज्यादा ताकतवर है और अमानतदार है। तालूत की सिफत क्या है कि अल्लाह ने जिस्म में उसको बरतरी दी थी, एक ऐसा जिस्म जो एक बादशाह के लिए और जंग के लिए जरूरी था, ठीक। और मूसा अलैहिस्सलाम की खसूसियत क्या है, एक ऐसी फिटनेस है आपके पास की ताकत है आपके पास। दोनों वाकयात देखिए जिस्म के एतबार से और फिटनेस की बात करते हैं। कोई आदमी आपने देखा जो बीमार हो और बहुत ताकतवर हो, नहीं हो सकता। कोई आदमी देखा जिसका जिस्म बहुत अच्छा हो, ठीक है, लेकिन उसमें आप ताकत ना हो, तवाना नहीं हो, फुर्ती ना हो, ठीक है, वो कुछ कर नहीं सकता हो, मेहनत और मशक्कत, ये इम्पॉसिबल है, याद रखिए, ठीक है। तो यहां याद रखिए इस्लाम फिजिकल फिटनेस का हुक्म देता है, मतलूब करता है, मरगूब समझता है, हुक्म देता है, करो बोलता है, फिजिकली फिट रहो बोलता है, बल्कि जिस्म की जितनी, मतलब इंसान जो दुनिया में जिंदगी जीता है उसमें जो फिटनेस है उसके अंदर आम तौर से तीन किस्म की फिटनेस बहुत जरूरी होती है। पहला है इंसान को, वो है जहनी फिटनेस। जहनी पागल हो तो फिर तो कुछ भी नहीं कर सकता आदमी। तो मेंटल फिटनेस, इस्लाम चाहता है इंसान मेंटली फिट रहे, इसीलिए कहा शराब के करीब मत जाओ, नशा मत करो, नशा करने से मेंटली आदमी अनफिट हो जाता है ना, उसको समझ नहीं रहती है। दूसरी फिटनेस होती है वो है रूहानी फिटनेस, रूहानी फिटनेस, स्पिरिचुअल फिटनेस। मेंटल फिटनेस एक होगी, स्पिरिचुअल, स्पिरिचुअल फिटनेस के लिए इस्लाम क्या कहता है, कुरान पढ़ो, नमाज पढ़ो, रोजा रखो, है ना, इससे स्पिरिचुअली आदमी फिट रहता है। और तीसरी फिटनेस होती है फिजिकल फिटनेस, बॉडीली फिटनेस। इस्लाम कहता है इंसान बॉडीली फिट भी रहे। तो इस्लाम चाहता है कि तीनों एतबार से इंसान स्पिरिचुअली, मेंटली और फिजिकली एक मोमिन जो है फिट रहे, इस्लाम इसी का हुक्म जो है मोमिनों को देता है। आज का मेरा उन्वान जो है ये फिजिकल फिटनेस से मुतालिक, याद रखिए, ठीक है। मेंटल स्पिरिचुअल हम तो देखते रहते हैं, आज फिजिकल फिटनेस की हम बात करेंगे, ठीक है। इस्लाम क्या कहता है फिजिकल फिटनेस के मामले में, उम्मत मुस्लिमा में दो ग्रोह है, टू टाइप्स ऑफ पीपल है। एक वो जो एक्सट्रीमली फिटनेस कॉन्शियस है, एक्सट्रीमली फिटनेस कॉन्शियस मतलब इतने ज्यादा फिटनेस कॉन्शियस कि रोज उठ के वो अपनी बैली को चेक करते, अरे 1 mm मर गया, चलो बहुत रनिंग करना है, 1 mm मर गया ना। एक्सट्रीम कॉन्शियस, एक्सट्रीम कॉन्शियस कि 4 packs है तो 6 हो जाए, 6 है तो 8 हो जाए, इससे बढ़कर भी कुछ पैक्स होते तो वो डेवलप कर लूं। एक्सट्रीमली कॉन्शियस, इतने ज्यादा कॉन्शियस कि वो हमेशा परेशान होते अपनी फिटनेस को लेकर। कभी कभार ख्वाब में भी अगर उनको पेट बड़ा नजर आए तो डर के उड़ जाते कि बहुत बुरा ख्वाब था, क्या ख्वाब था, पेट बड़ा देखा, बहुत खतरनाक ख्वाब था। इतने एक्सट्रीम फिजिकल कॉन्शियस। और एक ग्रुप वो है मुसलमानों का जो बिल्कुल भी इसको सिरे से कोई अहमियत नहीं देता, मतलब कोई उसकी वैल्यू नहीं। फिटनेस बोले तो कुछ भी नहीं, बेकार की चीज है, खामखा वक्त जाया करते, कसरत करते, पसीना बहाते, जमा करके रखो, ताकत कभी काम आएंगी। ये तो ऐसा हुआ, गाड़ी को चलाओ मत, कभी काम आएंगी, चलेंगी नहीं तो अभी खराब हो जाती है, काम ही नहीं आती टाइम पर। जो चीज चलती है, घसती है, रगड़ती है, तभी वो जो है काम आती है ना। तो वैसी बॉडी का भी हाल है, तो वो कुछ नहीं करते, जिसको कहेंगे बिल्कुल ख्याल नहीं रखते। और मर्द तो भी थोड़ा बहुत ख्याल रखते हैं, औरतों में ये फिगर तो मैं समझता हूँ एज इक्विवेलेंट टू मुस्लिम खवातीन में 0% के करीब ही रहता है। 0.0001% होगा जो कॉन्शियस होंगे हेल्थ, बाकी नहीं, ठीक, या एक्सरसाइज नहीं करते हैं। तो जनरली दो तबके हैं मुसलमानों में, एक एक्सट्रीम फिजिकली फिटनेस कॉन्शियस है और दूसरे बिल्कुल भी जिसको बोलेंगे कसलान सुस्त अहदी है, उनको कोई मतलब नहीं उस चीज से। ये दोनों ही रुख बिल्कुल गलत है, ये दोनों रवैये गलत है। हमको दोनों रवैयों को छोड़कर एतदाल वाली राह अपनाना, एतदाल मिडिल मोस्ट पाथ। वो एक्सट्रीम फिजिकली कॉन्शियस भी नहीं होना हमको और एकदम भी ढील नहीं देना, बल्कि दोनों के बीच का रास्ता, जितनी सेहत और तवानाई, तंदुरुस्ती, फुर्ती और सेहत की जरूरत है उतनी हमको डेवलप करना है, उसको बना के रखना है। जमीन, जमाना, माहौल, उम्र के एतबार से ये मामला बदल सकता है, मैं सबके लिए एक जैसी बात नहीं कर रहा हूँ, ठीक। अब आइए कुरान का अगर हम मुताला करें तो कुरान ने कहा उल अज़्म मिन रुसुल, वो अंबिया जो नबियों में उलुल अज़्म पैगंबर, उलुल अज़्म वो पैगंबर होते हैं जो तादाद के एतबार से 5 होते हैं। उलुल अज़्म मिन रुसुल 5 होते हैं, पहले नूह अलैहिस्सलाम, दूसरे इब्राहिम अलैहिस्सलाम, तीसरे मूसा अलैहिस्सलाम, चौथे ईसा अलैहिस्सलाम और पांचवें मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। ये उलुल अज़्म मिन रुसुल वो अंबिया थे जो उलुल अज़्म, बहुत ऊंचे इरादे रखने वाले, मजबूत काम करने वाले, अल्लाह ने इनसे बहुत काम लिया, उलुल अज़्म। ये लोग भी फिजिकली फिट थे। आइए वाकया देखिए मुख्तसर। नूह अलैहिस्सलाम पूरी कौम खिलाफ है, 950 साल तक दावत दी है ना। तो जो आदमी फिजिकल फिट नहीं होता उसमें सब्र भी नहीं होता है, पेशेंस, मालूम पेशेंस, 950 साल, ठीक। फिजिकली फिटनेस क्या है इसके अंदर? फिजिकली फिटनेस ये, आपको अल्लाह ने हुक्म दिया, आप कौम ईमान नहीं लाने वाली, इन पे अजाब आने वाला, क्या करो, कश्ती को तैयार कर लो। कश्ती जब तैयार की, एक आदमी ने भी आपकी मदद नहीं की, सिंगल पर्सन ने मदद नहीं, अकेले कश्ती बनाते थे। कौम के लोग आते देखते और बोलते क्या बेवकूफी कर रही है, यहां कहां पानी आने वाला। तो कितने फिजिकल फिट होंगे कश्ती बनाने के लिए? मेंटली फिट भी जरूरी है, फिजिकली फिट भी जरूरी है। जंगल जाके लकड़ी भी काट के लाना है, लाकर बनाना है, डेवलप करना है, सारी चीजें चेक करना है। तो जाहिर सी बात है एक बहुत बड़ा कारनामा था जो आपने दिया, इसके अलावा फिजिकली फिट थे। इब्राहिम अलैहिस्सलाम भी फिजिकली फिट थे, पत्थर की बुतों को क्या किया? कोई आदमी फिजिकली फिट ना हो तो क्या वो पत्थर की बुतों को तोड़ सकता है? नहीं तोड़ सकता है। कोई आदमी फिजिकली फिट ना हो तो क्या कोई इमारत तामीर कर सकता है? नहीं। इब्राहिम अलैहिस्सलाम ने काबे की तामीर की और सिर्फ बाप बेटे मिलकर, इब्राहिम अलैहिस्सलाम और इस्माइल दोनों ने की, फिजिकली फिट थे। जब भी काबे की तामीर की, कितनी मेहनत होती है, पत्थर लाना, गारा लाना, मिलाना, रखना, बनाना, आप सोचिए कितनी मेहनत है फिजिकली, फिजिकली फिट थे। मूसा अलैहिस्सलाम का तो खुद गवाही कुरान ने दी कि उस खातून में से एक ने क्या कहा, लखवीउल अमीन, मूसा ताकतवर है। और दूसरा वाकया मूसा अलैहिस्सलाम का ये था कि आपने दो लोगों में झगड़ा हो गया, झगड़ा छुड़ाना चाहा, छुड़ाने के लिए जो आदमी ज्यादती कर रहा था उसको क्या किया आपने, पुश किया, धक्का दिया उसको, वो पंच ऐसा लगा कि वो आदमी जगह पे मर गया। इसका मतलब वो फिजिकली बहुत स्ट्रांग थे, एक खाली जो उनको महसूस भी नहीं हुआ कि इसकी शिद्दत कितनी होगी, खाली हटाया और आदमी मर गया। तो अंबिया वैसे फिजिकली बहुत फिट होते हैं, मूसा अलैहिस्सलाम फिट थे और उसको आपने मुक्का मारा। दूसरा वाक्य फरिश्ता जो कि इंसानी शक्ल में आया और बगैर इजाजत के अंदर दाखिल हो गया, मूसा अलैहिस्सलाम ने क्या किया, रिवायत में आता है कि उसको पंच मार दिया, उसकी आंख निकल के बाहर आ गई। वो अल्लाह ताला के पास गया और कहा अल्लाह ताला मूसा ने तो एक पंच मारा और आंख निकाल दी मेरी बाहर, और वो मरने को तैयार नहीं है, वो फरिश्ता मौत का था, कहा रेडी नहीं है, बोल रहे जाओ अभी मुझे जीना है। और अल्लाह ने कहा अच्छा ठीक, जाओ मूसा से कहो एक जानवर के जिस्म पर हाथ फेरे, जितने बाल लगेंगे उतने साल की जिंदगी दे दूंगा। वो आया और कहा कि अल्लाह ताला फरमा रहा है कि तुम एक जानवर पे हाथ फेरो, जितने बाल लगेंगे उतने साल की जिंदगी दूंगा। तो कहा इसके बाद? तो कहा फिर मौत है। तो कहा जान दो अभी लेके चलो, फिर छोड़ दो। سمجھ رہا؟ تو فزیکلی فٹ تھے، ٹھیک ہے. نبی اکرم صلی اللہ علیہ وسلم کے تعلق سے آتا ہے، جنگ قندق کے اندر آپ صلی اللہ علیہ وسلم ایک ایسا پتھر تھا جس کو سارے صحابہ نے توڑنے کی کوشش کری، کسی سے بھی نہیں ٹوٹا. نبی اکرم صلی اللہ علیہ وسلم سے کہا گیا کہ آپ ہی توڑ سکتے اس کو. مطلب نبی اکرم صلی اللہ علیہ وسلم ایک ایسی شخصیت تھی جس کی طرف لوگ دیکھتے تھے آخر میں کہ اب آپ لاسٹ، آپ آئیے. نبی اکرم صلی اللہ علیہ وسلم آئے اور تین مارے اس پہ کدال، تین مار کدال ماری وہ جس سے توڑا جا رہا تھا. کدال تھی، کیا اوزار تھا، کوئی سلائی تھی یا سریا تھا یا سبل بولتے ہیں، کیا تھا واللہ عالم، لیکن توڑنے کی چیز جس کو مارا جاتا ہے. آپ نے صرف تین پنج اس کو جو ہے وار کیے اور وہ بہت بڑا چٹان تھی، ٹکڑے ہو گئی چٹان اور اس کو اٹھا لیا گیا. اور وہ اتنی مضبوط تھی کہ جب اس پہ آپ نے پہلا وار کیا تو بجلی نکلی اس میں سے، مطلب اسپارکنگ ہوئی. لیکن مطلب اتنا پاورفل شاٹ تھا آپ صلی اللہ علیہ وسلم کا کہ وہ اسپار ہو کے ٹوٹ گیا پتھر، ایک حصہ ٹوٹا، سیکنڈ اور تھرڈ میں پورا چورا ہو گیا. تو نبی اکرم صلی اللہ علیہ وسلم بھی پتا چلا فزیکلی بہت اسٹرانگ انسان تھے، لوگ آخر میں آپ کی طرف آتے تھے کہ آپ آئیے اب، اس لیے کہ ہم لوگ نہیں کر پائے. تو سارے انبیاء بھی ہم دیکھتے بہت فزیکلی اسٹرانگ تھے، ٹھیک ہے. اور یاد رکھیے عربی کا ایک محاورہ ہے جس کو کہتے عقل سلیم فی جسم سلیم، عقل سلیم جسم سلیم میں پائی جاتی ہے. مطلب اچھی عقل ایک اچھے جسم میں ہوتی، یاد رکھیے. جو آدمی جسم کا خیال نہیں رکھتا اس کی عقل بھی اچھی نہیں ہوتی، یہ بات یاد رکھیے، ٹھیک ہے. تو جسم کا عقل سے گہرا تعلق ہے. آدمی جتنا فزیکلی فٹ ہوتا ہے مینٹلی بھی اتنا وہ فٹ ہوتا ہے، اس بات کو آپ یاد رکھیے. اور جسم کا فٹ ہونا بہت بہت بہت زیادہ ضروری ہے. آج کئی بیماریوں کی جڑ صرف جسم کا انفٹ ہونا ہے، جسم کا انفٹ ہونا ہے. اور جسم کا انفٹ ہونا کس کو کہتے ہیں؟ آدمی کا عام زبان میں کہوں تو موٹا ہو جانا، جسمانی انفٹ ہے اس کا مطلب انسان، ٹھیک ہے. تو موٹاپا ہے، یاد رکھیے. اور موٹاپا کتنے بیماریوں کی جڑ ہے مجھے بولنے کی زیادہ ضرورت نہیں، ہر کوئی آدمی بولتا ہے موٹے ہو رہے ہیں بہت بیماری لپٹ جائیں گی تم کو، تو یہ تو کامن ہے، سب جانتے ہیں کہ موٹاپا بیماریوں کی جڑ ہے. آئیے فرسٹ اسٹیپ فزیکلی فٹ رہنے کے لیے، وہ ہے رائٹ کائنڈ آف ڈائٹ، صحیح قسم کا کھانا، جو آ رہا وہ نہیں کھانا، صحیح قسم کا کھانا. ہمارے پاس کھانے کا معاملہ پورا گیٹ کھلا رہتا، جو بھی آ رہا آنے دو، سب اپنا. صحیح قسم کا کھانا یہ فزیکلی فٹنس کی پہلی اسٹیپ. جس کا ڈائٹ برابر نہیں اس کی فٹنس برابر ہو ہی نہیں سکتی. بلکہ جو لوگ اس فیلڈ کے ماہر ہیں فٹنس ہیلتھ کے، وہ کہتے ہیں کہ 70% ڈائٹ کا انوالومنٹ ہے فٹنس کے اندر. اسی لیے جو لوگ ہیوی ایکسرسائز کرتے ہیں اور ان کو ڈائٹ اچھا نہیں ملتا تو کیا کھاتے پھر؟ سپلیمنٹس. سپلیمنٹس کیا ہوتے ہیں؟ ایکسٹرا وہ پروٹینز، کیلوریز یا کیمیکلز جو باڈی میں یا باہر کی غذا سے یا نیچرل فوڈ سے نہیں ملتے ہیں، وہ اپنے اندر وہ ڈالتے ہیں. وہ ڈالنے سے کیا ہوتا ہے؟ ان کو وہ چیز مل جاتی جو چاہیے. لیکن یاد رکھیں جب ایکسٹرا سپلیمنٹس لیے جاتے ہیں تو وہ ہارمفل اس لیے ہوتے ہیں کہ جنرلی کیمیکلی میڈ ہوتے ہیں، اور اگر فلش نہ ہو، باہر نہ نکلے یورین کے ذریعے، پیشاب کے ذریعے پانی زیادہ پی کر، تو کیا کرتے ہیں؟ کڈنی فیلئرز اور بہت سارے آرگنز کو فیل کر دیتے ہیں. تو وہ ایکسٹرا ہے کیونکہ اس کو بنانا ہے بول کے کر رہا ہے. تو ڈائٹ بہت امپورٹنٹ اسٹیپ ہے، یاد رکھیے فزیکل فٹ ہونے کے لیے. اسلام نے موٹاپے کو بالکل پسند نہیں کیا. میں بالکل عام زبان میں پلین لینگویج میں بات کر رہا ہوں، میرا درس کسی کو ٹارگیٹ کرتے ہوئے نہیں، لیکن ایک دم پلین لینگویج میں اسلام نے موٹاپے کو ذرہ برابر بھی پسند نہیں کیا. صحابہ نبی اکرم صلی اللہ علیہ وسلم اور صحابہ کو آپ دیکھیے آخری عمروں تک اپنے جس کو کہیں گے بستر پر ہے، موت سے قریب ہے، لیکن فزیکلی فٹ ہے. فزیکلی فٹ تھے، فٹ ہر فٹ ہی چلے گئے دنیا سے، فٹ تھے فزیکلی، ٹھیک ہے. تو موٹاپا یاد رکھیے اسلام نے پسند نہیں کیا. بیماری، سستی، کاہلی یاد رکھیے اس کو پسند نہیں کیا. اور انسان کو فٹ رہنے پر اسلام نے بار بار جو ہے ترغیب دلائی، یاد رکھیے. اور اللہ کے رسول صلی اللہ علیہ وسلم صحابہ کی زندگیاں اس کی اتنی تک مثال ہیں. موٹاپا کئی بیماریوں کی جڑ ہے، مطلب ڈائٹ کا صحیح نہیں ہونے سے موٹاپا ہوتا ہے. موٹاپا کئی بیماریوں کی یاد رکھیے جڑ ہے. اور سستی اور کاہلی کی سب سے اہم وجہ یہ ہے، سستی اور کاہلی. دیکھیے آپ جو انسان بہت موٹا ہوتا ہے سست اور کاہل ہونا شروع ہو جاتا ہے، یہ ایک اہم وجہ ہے. میں نہیں کہہ رہا ہوں کہ کچھ موٹے بہت ایکٹیو ہے تو آپ بولیں دیکھو وہ تو اتنا ایکٹیو ہے نا. ایک آدمی کو لے کے ایگزامپل سے آپ پوروں کو نہیں تول سکتے، بلکہ جنرل سینس میں ہم بات کر رہے ہیں، ٹھیک. عمران بن حسین رضی اللہ عنہ فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم فرمایا سب سے بہترین زمانہ میرا زمانہ ہے، پھر اس کے بعد کا زمانہ ہے، پھر اس کے بعد کا زمانہ ہے. اور پھر آپ نے اس کے بعد کہا کہ نبی اکرم صلی اللہ علیہ وسلم فرمایا اس کے بعد ایسے لوگ آئیں گے جو موٹے ہوں گے. مطلب صحابہ موٹے نہیں تھے، تو کہا سب سے بہترین زمانہ ہمارا ہے، پھر اس کے بعد کا اس کے بعد، لیکن اس کے بعد ایسے لوگ آئیں گے جو موٹے ہوں گے. قیامت کی چھوٹی علامتوں میں سے ایک علامت ہے لوگوں کا موٹا ہو جانا یا اکثریت کا موٹا ہو جانا. اوبیس اکثریت کا موٹا ہونا یہ قیامت کی چھوٹی نشانیوں میں سے ایک نشانی ہے. لیکن اب آپ کسی موٹے انسان کو دیکھیے مت بولے تو قیامت کی نشانی ہے. مطلب قیامت سے پہلے کام اتنا کم ہوں گا لوگ اور موٹے ہوتے جائیں گے. لیکن اسلام نے موٹاپے کو پسند نہیں کیا. یاد رکھیے قیامت کی نشانیاں اچھی اور بری نہیں ہوتی, وہ نشانی ہے, پہچان ہے. جیسے آپ ایک سٹی سے دوسری سٹی جا رہے ہیں تو وہ جو اسٹونس آتے ہیں مائل اسٹونس, ایک کلو میٹر باقی ہے دو, وہ آپ کو بتاتے ہیں کہ سٹی کتنی دور ہے. لیکن وہ اچھے اور برا نہیں ہوتا ہے. علامت قیامت اچھے اور برے نہیں ہوتے ہیں بلکہ وہ علامت ہیں. کچھ علامت اچھی بھی کچھ بری بھی. یاد رکھیے ٹھیک ہے. اسی طرح امام شافعی رحمہ اللہ فرمایا کرتے تھے, علام المسلمین میں ان کا یہ قول ہے اور یقیناً انہیں کی شخصیت کو زیبہ ہے کہ ایسی بات کہے. یہ میرا قول نہیں, میں اپنی طرف سے نہیں کہہ رہا ہوں. وہ کہا کرتے تھے میں نے کسی موٹے انسان کو عقل مند نہیں دیکھا, میں نے کسی موٹے انسان کو عقل مند نہیں دیکھا سوائے محمد بن حسن کے, اور وہ بیماری کی وجہ سے موٹے تھے. ان کو اوبیسٹی کا پرابلم تھا. وہ کھانے سے موٹے نہیں ہوئے تھے, وہ ڈائٹ کی خرابی سے موٹے نہیں ہوئے تھے, وہ بیماری سے موٹے ہو گئے تھے. ورنہ امام شافعی کہتے ہیں میں نے کسی موٹے انسان کو عقل مند نہیں دیکھا. مطلب ان کے نزدیک موٹا انسان عقل مند ہی نہیں ہو سکتا. اس لیے میں نے کہا وہی کہہ سکتے, میں نہیں کہہ سکتا عبادیہ, کوئی اور نہیں کہہ سکتا. سمجھ رہے آپ بات کو؟ تو کہا عقل ہی نہیں ہے ایسے انسان کو جو موٹا ہے. ٹھیک. صحت ہزار نعمت ہے, اور یہ موٹاپے کی بات مرد عورت بچے سب کے لیے ہو رہی ہے. تو عورتیں بولیں گے اچھا فیض بھی مردوں کو خوب دے رہے, ہمارے شوہر سن رہے ہوں گے تو ان کو پتا چلیں گے. نہیں, سب کے لیے ہے. موٹاپا کسی کے لیے بھی اچھی چیز نہیں. یاد رکھیے صحت ہزار نعمت. یاد رکھیے اب آئیے موٹاپے کا علاج, صحت کا راز, ٹھیک ہے, اور بیماری دور کرنے کا نسخہ دے رہا ہوں آپ کو میں. کتنے چیزاں؟ تین چیزیں ہم دیکھیں گے. پہلا موٹاپے کا علاج, ٹھیک ہے, دوسرا صحت کا راز, تیسرا بیماری دور کرنے کا طریقہ. ٹھیک ہے, میں آپ کو ایک حدیث رکھ رہا ہوں اور اس میں انشاءاللہ تینوں کا سلوشن میں رکھ رہا ہوں آپ کے سامنے. سنیے جامع ترمذی کی روایت ہے, نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں, کیا فرماتے ہیں, کسی آدمی نے کوئی برتن اپنے پیٹ سے زیادہ برا نہیں بھرا, کسی آدمی نے اپنے پیٹ سے زیادہ برا برتن نہیں بھرا. پیٹ جو ہے سب سے برا برتن ہے. کبھی بھرتا ہے کیا؟ کھایا ختم ہو گیا پھر بھوک لگ جاتی. اچھا کھانا کھانے کے بعد دس منٹ بعد اگر کوئی نعمت بھی لا تو آدمی بولتا ہے کائے کو لا رہے یار, پھینکو میرے سامنے سے خیاری دیکھ کرو. لیکن پھر چھ گھنٹے بعد, اور کچھ بھائی تمہارے چار گھنٹے بعد, اور کچھ بھائی تمہارے دو گھنٹے بعد, اور کچھ کچھ ایک گھنٹے بعد ہی اتنی بھوک لگ جاتی جتنی جب تھی, ہے نا. تو کہا انسان پیٹ سے برا کوئی برتن نہیں جو انسان بھرتا ہے. پھر سنیے کیا فرماتے آپ صلی اللہ علیہ وسلم, آدمی کے لیے چند لقمے کافی ہے کہ پیٹ سیدھی رکھے. آدمی کے لیے چند لقمے ہی کافی ہے کہ پیٹ سیدھی رکھے, مطلب چلے پھرے. لیکن پھر آپ فرماتے اور کہتے سیدھا رکھے, اور اگر زیادہ ہی کھانا ہو تو, مطلب کتنا کھاؤ کھانا ہے تو چند لقمے, لیکن اب زیادہ کھانا ہے. آپ سن فرمائے اگر زیادہ ہی کھانا کھانا ہو تو, کیا فرمائے سنیے, یا آپ فرمائے اگر زیادہ ہی کھانے کی ضرورت ہو تو, کنڈیشنل ہے, ورنہ چند لقمے کھانا چاہیے. ضرورت ہو تو آپ فرمائے ضروری ہے تو پیٹ کا ون تھرڈ کھائے, ایک بٹے تین, مطلب پیٹ کو تین حصے کر دو, ایک تہائی کھائے, ایک تہائی پانی پیئے, اور ایک تہائی خالی رکھے سانس کے لیے. کتنا کھانا کھانا ہے ہم کو؟ چند لقمے کھانا ہے ہم کو, اتنی ہماری ڈائٹ ہونا چاہیے. اگر ایکسٹریملی بھوکے زیادہ کھانا کھانا ہے تو کتنا کھانا ہے ہم کو میکسیمم؟ جی ون تھرڈ, پیٹ کا ایک تہائی حصہ. آپ بولیں گے وہ کیسا معلوم ہوگا, بھوک تو اتنی ہے کہ تین روٹی کھا سکتا ہوں, تو کتنا کھانا ہے پھر؟ ایک. ہمارے کو بھوک اگر تین روٹی کو تو ہم کتنا کھاتے؟ چھ, کم از کم ڈبل تو ہونا چاہیے. اور اگر دعوت میں ہو تو بڑھاتے جانا پڑے گا نا, دعوت ہے نا, بار بار تھوڑی آتی ہے. یہ تو ایک ٹائم میں تین چار پیٹ بھر کے رکھ لو, بعد میں پتا نہیں کب ملیں گی. تو کھانا کتنا ہے؟ چند لقمے, ضرورت پڑنے پر زیادہ کھا سکتے ہیں. آپ کتنا کھا سکتے زیادہ زیادہ؟ ایک تہائی پیٹ. پانی کتنا پینا ہے؟ ون تھرڈ. اور خالی رکھنا ہے ون تھرڈ تاکہ سانس اچھے سے چلتی رہے. ہم لوگ اللہ رحم کرے اتنا کھاتے ہیں کہ سانس بھی آتی آتی آتی جاتی کھانے کے بعد, ہے نا, اور پسینہ بالکل ایک دم, اور لیٹ کے ایک دم کیا ہوا کھانا کھا کے آیا, کہ تو سانس کی جگہ بھی نہیں چھوڑتے ہم کھانے کے بعد. اب دیکھیے میدا میکسیمم آپ کا अगर गोश्त खाते तो 250 ग्राम मटन या चिकन या बीफ अंदर लेगा और कुछ रोटी और कुछ राइस, उसके बाद क्या होता है वो अपने लिमिट्स को क्रॉस करके अपने आप को स्ट्रेच करना शुरू करता, इतनी उसकी कैपेसिटी जनरली होती है, स्ट्रेच करता। ये मैं मैक्सिमम कह रहा हूं, अब 1/3 उसका और कम हो जाएगा खाने के अंदर। अब आपको बोलता मेरे को भूख बहुत लगती है तो अब ये एक तिहाई में तो मैं तो मर जाऊंगा नहीं खाऊंगा, तो कितने बार भी खाओ लेकिन 1/3 खाओ। हदीस नहीं बोले कि 3 बार खाओ दिन में, 3 बार में 1/3 खाओ, अरे 5 बार खाओ ना आप दिन में, लेकिन लुसूल क्या है सिर्फ 1/3 खाऊंगा। मैं इतना भूखा हूं कि मुझे दिन भर में 12 रोटी लगती जिंदा रहने के लिए, ठीक है, लेकिन जब भी खाऊंगा तो कितना खाऊंगा, सिर्फ अपने पेट का 1/3। क्यों तो हदीस ये नहीं कहा कि तुम 3 टाइम खाओ, 3 टाइम 1/3 खाओ, नहीं, कितने बार भी खा मेरे भाई तो, लेकिन खाएंगा कितना 1/3, इससे ज्यादा नहीं खाएंगा, बस। समझे आप बात को, इससे मत खाओ ज्यादा, आपको भूख लग रही और खाओ, और भूख लग रही और खाओ, लेकिन कब 1/3 खा के छोड़ दो, फिर अगली भूख में 1/3 खा के फिर छोड़ दो, समझ रहे बात को, लेकिन 1/3 से ज्यादा नहीं खाना है। अल्लाह रहम करे, हम इतना खाते हैं कि शायद हमारा मैदा भी चिल्लाता हूं हर बार की कुछ तो रहम कर मेरे पे भाई, है ना, और फिर क्या होती बीमारियां शुरू होती याद रखे। तो 3 टाइम मत खाओ, जितने टाइम खाना है खाओ, लेकिन उसूल रूल 1/3 से ज्यादा हमको नहीं खाना है। डॉक्टर्स क्या बोल रहे हैं आज, डाइटिशियंस क्या बोल रहे हैं आपको, न्यूट्रिशन जो आपको दे रहे हैं वो लोग क्या बोल रहे हैं, ठीक है, हेल्थ कॉन्शियस लोग क्या बता रहे हैं, फील्ड के माहिर लोग क्या बता रहे हैं जो मार्शल आर्ट और दीगर उसमें है, वो बोल रहे हैं कि खाना जब भी खाना हो तो कितना खाओ, 1/3 खाओ। डॉक्टर्स की गवाहियां इस पे हजारों और सैकड़ों की मौजूद, कितना खाओ खाना जब भी खाओ तो 1/3। हदीस आ रही, मोटापे कम करने का नुस्खा, सेहत बाकी रखने का नुस्खा, बीमारियों को दूर रखने का नुस्खा, नहीं ये नहीं होगा, बाकी सब क्या बोल दो आप, हमारा मसला ये, हाल ये कि इतना खाते कि फिर हाजमे की गोलियां भी खाते साथ में, इधर खाना हुआ और फिर एक गोली लेके हाजमा, इसलिए कि बोले अब खाना बहुत हो गया अब हाजमा करना है, सुभान अल्लाह, इतना खाए क्योंकि हाजमे की जरूरत पड़ी आपको। आज आधे से ज्यादा लोग सिर्फ पेट की बीमारियों की वजह से, पेट से होने वाली बीमारी की वजह से परेशान है, पेट की या पेट से होने वाली, क्योंकि उसी का ख्याल नहीं रखते हम, ये बर्तन भरता नहीं है कभी, इसकी ख्वाहिशात खत्म नहीं होती, ठीक है। तो मोटापे ने जो है पूरी फिटनेस उम्मत मुस्लिमा की बर्बाद कर दी, मोटापे ने क्या किया, उम्मत मुस्लिमा की पूरी फिटनेस को बर्बाद कर दिया, और क्या हो गया, मोमिन का जिस्म बीमारियों का घर बन गया, मोमिन का जिस्म बीमारियों का घर बन गया, अड्डा बन गई हमारा जिस्म, याद रखे, ठीक है। अब होता क्या है, कैलोरीज इंटैक होती, मतलब इंटैक प्रोटीन्स कैलोरीज, आप खाना खाते हैं तो अंदर जाके प्रोटीन्स कैलोरीज मतलब डेवलप होती है, ताकत बनती है, तवानाई बनती है, एनर्जी डेवलप होती है, अगर वो लेने के बाद जितनी जरूरत है उससे ज्यादा जाती है तो वो जमा होना शुरू हो जाती है। अब ऐसा मिसाल के तौर पर ठीक है, हमारे पास एक खाना होता है बड़ा मशहूर खाना, क्या है, नानखलिया। नानखलिया बना किसके लिए था आपको मालूम है, इसकी एक हिस्ट्री एक तारीख है, ये बना था ये फौजी लोगों के लिए, फौज में लोग होते हैं ज्यादा खाना खाते हैं, मशक्कत मेहनत करते हैं, होता यह कि बहुत देर तक खाना बनाना पड़ता है, तो बोले रोटियां मोटी मोटी डालो, सालन में चूर के सीधा भगोने या कटोरे में खाओ, तो उससे क्या होता है कम वक्त में जल्दी इंसान खाना खा के पेट भर जाता है, तो डेवलप हुआ फौजियों के लिए, और खा रहे कौन, कसरत तो दूर, उंगलियां चलाने वाले खा रहे खाली, जो मोबाइल पे खाली यूं करते ना वो खा रहे दो दो चार चार नान, नतीजा क्या हो रहा, आउटपुट कुछ नहीं है और इनपुट एक्सेस हो गया, समझ रहे आप, कैलोरीज जो इंटेक हो रही है, जो चीज अंदर जा रही है उतना आउट नहीं है, उतना मेहनत मशक्कत पसीना भी नहीं बहाना है। ऐसे कितने लोग मैं दावे से कह सकता हूं जिनका आखिरी बार पसीना कब बहा, सिर्फ खाना खाए तो पसीना बहता, उसके अलावा कभी नहीं बहता, पैदल कब चले थे वो तो अल्लाह को ही मालूम होगा, फरिश्तों के रिकॉर्ड में होगा, अपने को तो नहीं याद है, लेकिन पसीना कब गया था, सिर्फ खाना खाते वक्त ही पसीना गया, उसके अलावा नहीं गया। तो मतलब सिर्फ जो हमारी थोड़ा सा आउटपुट है वो सिर्फ कभी कभार की थोड़ी मेहनत पे कुछ भी नहीं, तो इन हमारा ज्यादा हो गया, आउट कम हो गया, तो कैलोरीज डेवलप हो रही है, उससे क्या हो रहा है, मस्क्यूलर डेवलपमेंट, मास बढ़ना अलग बात है, वो क्या होता है, चर्बी डेवलप होती है, इसको हम जबान कहेंगे फैट डेवलप होता है, और फिर बहुत सारे प्रॉब्लम्स बहरहाल शुरू हो जाते हैं। याद रखिए पहले के लोग मशक्कत ज्यादा करते तो खाने वैसे खाते, हमने भी अपने खानों को आज की हमारी लाइफ के हिसाब से डिजाइन करना चाहिए, याद रखिए, ठीक है। आज हम में से अक्सर लोगों का ये रूल है, उसूल है जिंदगी जीने का, हम जीने के लिए नहीं खाते हैं, हम खाने के लिए जीते हैं, और हम सेहत के लिए नहीं खाते, पेट भरने नहीं खाते, हम मुंह के मजे के लिए खाते हैं, पूरा रूल ही चेंज हो गया। हमको जीना है तो माशाल्लाह खाना है, और हम अक्सर जी रहे हैं कि हम खाएंगे बोलकर ये रूल चेंज कर दिया, याद रखिए, इससे प्रॉब्लम्स हो रही, याद रखिए, ठीक है। तो खाना जो है, हम लोगों का मामला ऐसा हो गया, खाना जब हमको मिलता है तो खाने को हम ऐसा खाते हैं जैसा कि ये हमारा जिंदगी का आखिरी खाना हो। हदीस में क्या है, नमाज ऐसी पढ़ो जैसे तुम्हारी जिंदगी की आखिरी नमाज, खुशी और खुजू के साथ। अल्हम्दुलिल्लाह उम्मत मुस्लिम नमाज तो नहीं, खाना बराबर वैसा खाती जब मिल जाता, जब भी खुशी और खुजू के साथ की बस जिंदगी का आखिरी खाना, इसके बाद पड़ाव है नहीं, है मिलता नहीं मिलता, खा लो जितना भरना है भर लो, ये हमारा रूल बना हुआ, याद रखिए, खाने का याद रखिए। छोड़िए इस रूल को, खाने को जिंदा रहने खाइए, 1/3 खाइए हमेशा, याद रखिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक इंसान को देखा जिसका पेट बाहर था, मोटा इंसान था, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इशारा किया और क्या फरमाया, सुनिए, अगर ये बड़ापन तेरा ये छोड़कर कहीं और होता तो तेरे लिए बहुत अच्छा होता। अगर तेरा कोई दूसरा आजा, बाइसेप्स है, शोल्डर्स है, चेस्ट है, हाँ, या तेरी अकल है, अगर वो इतनी बड़ी होती जितना तेरा पेट बड़ा है तो तेरे लिए ज्यादा, इशारा करके कहा, अगर ये बड़ापन तेरी किसी और आजा में होता और बॉडी पार्ट में होता तो तेरे लिए ये ज्यादा अच्छा होता, समझ रहा, अगर किसी और बॉडी पार्ट में होता तो ये तेरे लिए ज्यादा अच्छा होता, समझ रहा। तो गोया यहाँ पेट को नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने पसंद नहीं किया जिसका बड़ा था, ठीक है। इसी तरह मुत्तफ़िक़ अलैह रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कहा, तुम में से हर शख्स निगेबान है, उससे उसके मातहत की पूछ होने वाली है। तो घर के जिम्मेदार का यह फर्ज है कि अपने घर वालों की सेहत का वो ख्याल रखे। क्या है हदीस में अल्फाज, तुम में हर शख्स जिम्मेदार है और तुमसे तुम्हारी जिम्मेदारी की पूछूंगी। तो घर के जिम्मेदार हेड का जिम्मा है कि अपने पास मातहत लोगों की, बीवी की, बच्चों की, घर की औरतों की, घर के बूढ़ों की सेहत का ख्याल रखे। आज ये सिस्टम हमारे पास से मुकम्मल तौर से खत्म हो गया, याद रखिए, ठीक है। और मर्द तो भी किसी वजह से सेहत का ख्याल रख रहे हैं माशाल्लाह, लेकिन औरतों में तो ये मामला बहुत ही खतरनाक हो गया। नो स्पोर्ट्स, नो एक्सरसाइज, नो डाइटिंग, नथिंग, और फिर हालत बुरी से बुरी। और अक्सर औरतों में देखिए बीमारियां कितनी ज्यादा है, थोड़ी उम्र नहीं हुई, एक आध औलाद नहीं हुई, पेट बड़ा हो गया, घुटनों की तकलीफ चालू होगी, कमर का दर्द चालू हो गया, हेडेक कंटिन्यू चालू हो गया, बाल झड़ना चालू हो गया। क्यों? एक्सरसाइज से दूर है आप, सही डाइट, सही खाने से दूर है, सही कसरत से दूर है, जिसका याद रखिए सारा नतीजा है। और औरत के लिए सेहत का ख्याल रखना मर्द से भी ज्यादा जरूरी है। क्यों? इसलिए कि अगर एक औरत बीमार हो जाए ना तो पूरा घर बीमार हो जाता है। देखिए, अगर बीवी ने खाना नहीं बनाया तो कितने लोग इफेक्ट हो जाते हैं घर के अंदर, शौहर, बच्चे और जो डिपेंडेंट है, सास ससुर, सब इफेक्टेड है। क्यों? बीवी। तो औरत के सेहत का तो और ज्यादा जरूरी है, हमें चाहिए कि औरतें भी सेहत का ख्याल रखें, सही खाइए, सही मिकदार में खाइए। कुरान ने कहा हलाल और तय्यब खाना खाओ, पाकीज़ा और हलाल चीजें खाओ, तो ये याद रखिए, रूल को हम याद रखें। आइए आगे हम बढ़ते हैं। फिटनेस के बारे में जैसा मैंने कहा, फिटनेस में डाइट का 70% रोल है, अच्छी सेहत में खाने का 70% रोल है। उमर इब्न खत्ताब रजी अल्लाह अन्हु का फिटनेस के बारे में क्या कौल है, ना बहुत से लोग परेशान हो रहे हैं, सहाबा फिटनेस के बारे में बोलते थे, हाँ, आइए उमर इब्न खत्ताब रजी अल्लाह अन्हु का कौल सुनिए फिटनेस के बारे में, खास कौल क्या फरमाते थे आप, सुनिए। अब ये कौल उमर इब्न खत्ताब रजी अल्लाह अन्हु का जो किताब में आता है, सुनिए क्या फरमाया करते थे आप। अवाम की सेहत का खास ख्याल रखते थे उमर इब्न खत्ताब रजी अल्लाह अन्हु, और उन्हें मोटापे के खतरनाक नतायज से आगाह फरमाया करते थे, और इन्हें अपना वजन कम रखने की रगबत तरगीब, अरे कम रखो अपना वजन, तरगीब दिलाया करते थे, ताकि इस तरह वो अपना काम ताकत हिम्मत से अंजाम दे सके और अपनी ड्यूटी बेहतर तरीके से पूरी कर सके। उमर इब्न खत्ताब रजी अल्लाह अन्हु फरमाया करते थे, ए लोगो, ज्यादा पेट भर के खाना ना खाया करो, क्योंकि ये नमाज में सुस्ती, जिस्म के लिए फसाद, ठीक है, आगे फरमाते हैं, और तरह तरह की बीमारियां पैदा होने का सबब है, और तरह तरह की बीमारियां पैदा होने का जो सबब है। फिर फरमाया करते थे, बिलाशुबा अल्लाह ताला मोटे आलिम को पसंद नहीं करता, ठीक है, फिर फरमाया करते थे, पसंद नहीं करता, तुम अपनी खुराक में मैना नवी इख्तियार करो, मिडिल मुस्पा, ज्यादा मत खाओ और कम भी मत खाओ इख्तियार करो, इससे फजूल खर्ची से भी बचोगे, सलायतें भी बरकरार रहेंगी, और अल्लाह अज़्ज़ो जल की बंदगी हिम्मत और ताकत के साथ कर सकोगे। फिर फरमाया करते थे, कोई बंदा इस वक्त तक हलाकत का शिकार नहीं होता जब तक कि उसकी ख्वाहिशात उसके दीन पर गालिब ना आ जाए। हलाकत जब आती है कि इंसान के लिए, जब उसकी ख्वाहिशात उस पर गालिब आ जाती है, खाने पीने की ख्वाहिशात गालिब आ गई, खूब खाया, मोटा हो गया, परेशान है, ठीक। اسی طرح وہ فرمایا کرتے تھے، یہ قول جو ہے مناقب عمر الامیر المومنین کا ہے، وہ فرمایا کرتے تھے اور کہتے تھے، سنیے ابن جوزی رحمہ اللہ نے اس قول کو جمع کیا، وہ فرماتے تھے، عمر رضی اللہ نے ایک دفعہ موٹے پیٹ والے انسان کو دیکھا اور اس سے فرمایا، یہ کیا ہے، یہ کیا ہے؟ تو اس شخص نے جواب دیا اپنے پیٹ پہ ہاتھ لگاتے ہوئے، یہ اللہ تعالیٰ کی طرف سے برکت اور فضل ہے۔ تو عمر ابن خطاب رضی اللہ نے دیکھا اور کہا، یہ تجھ پر اللہ کا عذاب ہے، یہ تجھ پر اللہ کا عذاب ہے۔ اسلام نے موٹاپے کو پسند نہیں کیا، نبی اکرم صلی اللہ علیہ وسلم نے کہا اس عضو کے بدلے کوئی اور موٹا ہوتا تو اچھا ہوتا، خلفاء راشدین میں سے کسی نے بھی پسند نہیں کیا۔ خود خلفاء راشدین کی اگر حالت لے لیں تو عمر ابن خطاب رضی اللہ عنہ اتنے طاقتور انسان تھے اور ان کے ہاتھ ایسے تھے جیسے ایک عام انسان کا پیر ہوتا ہے، روایت میں آتا ہے، مطلب بائسپ اتنے تھے جیسے ایک عام انسان کی مانڈی ہوتی ہے، جب وہ چلتے تو لوگوں کو بھاگنا پڑتا ساتھ میں، سمجھ رہے؟ علی بن ابی طالب رضی اللہ عنہ کے تعلق سے آتا ہے کہ آپ کی کلائی اور فورامس، یہ سمجھ، پیچھے کا حصہ دونوں برابر تھے سائز میں، کہ جب کسی کا ہاتھ پکڑ لیتے تو جان نکالنے کی طاقت رکھتے تھے دبا کے بعد، اگر پکڑ لیے تو سمجھو مرنے تک چھوڑنے سے، اتنی طاقت سے پکڑتے تھے۔ عثمان ابن عفان رضی اللہ عنہ کے تعلق سے آتا بہت ڈیل ڈال والے انسان تھے، عمر ابن خطاب رضی اللہ عنہ اونچے اونچے پورے اور عثمان ابن عفان رضی اللہ عنہ بھی اونچے پورے انسان تھے، کافی ہائٹیڈ تھے، دونوں بھی ہائٹ میں بہت زیادہ تھے۔ حضرت عمر کے تعلق سے آتا تھا کہ جب چلتے تو ایسا لگتا گھوڑے پہ بیٹھے ہوئے، مطلب ہائٹ اتنی زیادہ تھی کہ گھوڑ سوار جتنے ہائٹ پہ آتا اتنے ہو جاتے تھے، اور حضرت عثمان بھی کافی اونچے پورے انسان تھے۔ ایک بار دونوں ساتھ چلنے لگے تو حضرت علی راستے میں مل گئے، علی رضی اللہ عنہ ان دونوں کے مقابلے میں نارمل ہائٹ کے تھے، یہ دونوں زیادہ ہائٹ والے تھے، کم ہائٹ تھی تھوڑی سی ان کے مقابلے میں، لیکن بلڈ بہت اچھی تھی، بلڈ بہت اچھی تھی، بہت گٹھے ہوئے تھے۔ تو دونوں کے بیچ میں چلنے لگے تو حضرت عمر نے جوکنگلی مذاق سے کہا، اے علی تم لنا کے نون لگ رہے ہو ہمارے بیچ میں چلتے ہوئے۔ لنا سمجھتے ہیں، لام نون الف، لنا عربی میں کہتے ہیں ہم، لنا لام نون، تو نون چھوٹا رہتا بیچ میں اور الف اور لام بڑے بڑے رہتے، تو کہا تم لنا کے نون جیسے ہمارے بیچ میں دکھ رہے۔ حضرت علی بھی مسکرایا اور کہا، میں ہوں تو تم ہو، ورنہ نون ہٹ گیا تو لا ہو جائیں گا، میں ہوں تو لنا مطلب ہم، لا مطلب نہیں، تو کہا میں ہوں تو تم ہو، نہیں تو میں ہٹ گیا تب بھی ہٹ جاؤں گی۔ تو آپ دیکھیے ان کی جسامت۔ اکرام بن ابی جہل کے تعلق سے آتا، جب بھاگتے تو گھوڑ سوار پیچھے، گھوڑے سے تیز بھاگتے تھے، جب بھاگنا شروع کیا تو گھوڑا پیچھے اتنے تیز بھاگتے تھے۔ کئی انصاری صحابہ کے تعلق سے آتا اتنا تیز بھاگتے تھے کہ گھوڑے زیادہ تیز بھاگتے تھے، سمجھ رہے؟ فزیکلی بہت فٹ ہوتے تھے، یاد رکھیے وہ لوگ، جس کی کوئی انتہا نہیں، یاد رکھیے، ہم لوگوں نے اس کو مذاق سمجھ لیا فزیکل فٹنس کو، یہ بہت اہم ہے، ہمارے دین کا حصہ ہے، مرغوب ہے، ترغیب شدہ چیز ہے، کرنا چاہیے، فزیکلی فٹ رہنا چاہیے، لیکن مقصد ہے اس کا یاد رکھیے، ریا شو آف دکھاوا نہیں ہونا چاہیے جیسے آج کل ہوتا ہے، ٹھیک ہے؟ ٹھیک ہے، تو ہمارے ماحول میں یاد رکھیے، کھانے کے تعلق سے چونکہ بد احتیاطی ہے، اور ایک بات بار بار کہی جاتی ہے، وہ کیا ہے معلوم ہم کو؟ تیسرے حکم تک کھانا، کتنا کھانا؟ اب میں سمجھتا نہیں تھا تیسرا حکم کیا رہتا، تو ایک دن ایک بوڑھے حضرت سے میں نے پوچھا، ہو سکتا ہے آپ لوگوں میں بہت سے لوگ معلوم تیسرا حکم کیا رہتا، میں نے ایک بوڑھے حضرت سے پوچھا، بولا یہ حضرت یہ تیسرا حکم کیا رہتا، تو بولے بتاتا، بولے میں دیکھو کھانا کھا رہے اوپ، پہلا حکم، اچھا پھر کھا رہے اور کھاؤ بولے، پھر دوسرا اوپ، دوسرا حکم پھر کھاؤ بولے، چھوڑو مت ہی بولے، پھر کھاؤ، تو آخر میں یہ ہے تیسرا حکم، مطلب تین ڈکاروں تک کھانا، تیسرا حکم تک کھانا ہے۔ دستر پہ اب کھانے کو بیٹھ جائیے، کبھی کم کھانا کھائیے، تو کیا کرتے پرانے لوگ، کیا بولتے، ارے تم نوجوان کیا کھائیں گے ہمارے جیسا، ہم جب کھاتے تھے نا تو حلق میں انگلی ڈالے نا تو کھانا لگتا تھا، ایسا کھائے تو آج ابھی زندہ ہے، یہ عمر تک یہ کر پا رہے، وہ کر پا رہے، فلاں کر پا رہے، ایسا کر پا رہے، تم کیا کچھ کھانا، کھانے سے جسمانی طاقت کا کوئی لینا دینا نہیں ہے، غلط کھانے سے جسمانی طاقت برباد ہو جاتی ہے، بہت زیادہ کم کھانے سے برباد ہو جاتی ہے، میانہ مڈل موسٹ پات اختیار کیجئے، ون تھرڈ کا رول اپنا لیجئے، ایک تہائی والا، انشاءاللہ عزیز صحت، توانائی، بیماری سب کچھ انشاءاللہ کنٹرول میں آ جائیں گے، یاد رکھیے تیسرا حکم، وہ سب فالتو باتیں۔ اب میرا ایک سجیشن ہے اس بات کو سننے والوں کے لیے، میرا سجیشن ہے کھانے کے بارے میں کیا دینا چاہتا ہوں، پہلا عورتوں کو کہوں گا کھانا اتنا کھائیے جتنا آپ دعوتوں میں کھاتے ہیں، گھر پہ بھی اتنا ہی کھائیے جتنا آپ دعوتوں میں کھانا کھاتے ہیں، انشاءاللہ صحت فٹ ہو جائیں گے، اور مردوں سے کہوں گا گھر پہ جتنا کھاتے ہیں نا اتنا ہی دعوتوں میں کھاؤ، صحت فٹ رہیں گی۔ عورتوں کو دیکھیے دعوت میں گئے، ایسا اتنا سا کھانا ڈالتے، اتنا سا، تو کیا بولتی، بس بس باجی بس، मैं तो बस सूंघ लेती, जिंदा रह लेती, बस ये तीन निवाले तो दो दिन का खाना हो गया मेरा। तो औरतों से गुजारिश करूंगा उतना ही खाना घर पे खाना, इंशाल्लाह आप फिट रहेंगे एकदम, जितना दावतों में खाते हैं। और मर्दों से कहूंगा घर पे जितना खाते हैं ना भैया उतने ही दावतों में खाओ, तो इंशाल्लाह फिट हो जाएंगे, नहीं तो ये बेड़ा गर्क कर देंगे हमारा। याद रखिए, मोटापा, सुस्ती, काहली और कितनी बीमारियों की जड़ बन रहा है, बहरहाल मैं नहीं जानता हूं। और दूसरा एक सजेशन दूंगा, नाश्ता कीजिए तो बादशाही कीजिए, दोपहर का खाना खाइए तो नवाबी खाइए, शाम का खाना खाइए तो फकीरी खाइए। इसलिए कि सुबह नाश्ता बादशाही भी करेंगे तो दिन भर हजम करने का बॉडी को फुल टाइम मिलता है, दोपहर में नवाबी भी खाएंगे तो शाम तक टाइम मिलता है, लेकिन शाम में फकीरी खाएंगे क्योंकि शाम में टाइम नहीं हाजमे का, थोड़ा खाओ फकीरों के जैसा, तो रात अच्छी गुजरने वाली है। हमारा शेड्यूल पूरा उल्टा है, नाश्ता फकीरी हो रहा तो चाय में डुबा के खा रहे, दोपहर का खाना नवाबी होता और रात का खाना बादशाही एकदम, बकरे की रान, चिकन। और हाजमे को टाइम कितना है, कितना टाइम है, बस खाना खाया, घर गए, सो गए, है ना। सुबह उठे बोले हाजमा बराबर नहीं हो रहा, कहां से होगा। तो खाने का रूल याद रखिए, नाश्ता बादशाही कीजिए, मतलब जो ज्यादा ज्यादा खा सकते सुबह, लेकिन रूल मैक्सिमम 1/3 का ही रखिए, वो मत चेंज करिए। बोले फैजी ने बादशाही बोले तो बादशाह तो बोले नहीं नहीं नहीं, 1/3 से हट के जाना ही नहीं, लेकिन जो जो खाना अच्छी गिजा, मजबूत गिजा, ताकतवर गिजा, जैसे कि जो प्रोटीन्स कैलोरीज खूब देती है, काजू बादाम दूध मक्खन मस्त खाओ ना सुबह, क्योंकि दिन भर जलने का मौका है प्रोटीन्स को, दिन भर तवानाई यूज होंगी तो काम आएगा, रात में नहीं होती। ये करेंगे इंशाल्लाह तो कुछ हद तक हमारी सेहतें कंट्रोल में आ जाएंगी। और सहाबा का मामला ये था, सहाबा जब खड़े होते सफों में तो सहाबा के सीने आगे और पेट पीछे होते, चाहे नमाज की सफे हो सहाबा की या मैदान जंग की सफे हो, यही मामला था। आज हमारी सफों का हाल क्या है, सफे खड़े झाक के देखना उधर का आदमी नहीं दिखता, भाई साहब पीछे हटो तुम्हारे पेट से कुछ नहीं दिख रहा इधर क्या। ऐसे कितने लोग जो अपना पैर नहीं देख सकते, क्या दिखता, यूं उठाना पड़ता, हाँ पैर है। ईद को गले नहीं मिल सकते आप उनसे, गले मिलने गए तो यूं मिलना पड़ता, चांस ही नहीं है ना, दिल से दिल लगना तो दूर की बात, चांस ही नहीं नजदीक जाने का, चूंकि बीच में मतलब वो क्या बोलते हैं, दोस्ती के बीच में आड़ आ गई हो पेट। तो सहाबा खड़े होते सफों में, सीने आगे पेट अंदर होते थे। आज कितने अजीब है, हम सहाबा की बातें करते हैं और हमारे पेट आगे और सीने पीछे है, ठीक है। तो मुतवाजिन, मैं ये नहीं कह रहा हूं कि सहाबा 6-pack, 4-pack, 6-pack, 8-pack थे, नहीं, मुतवाजिन, मुतवाजिन मतलब उनके पेट सपाट नॉर्मल हुआ करते थे। नॉर्मल पेट कभी भी अंदर नहीं होता, याद रखिए, बाहरी होता हल्का सा, लेकिन समझे ना बात को, मोटा नहीं होता है। तो सहाबा उस तरह से थे, मतलब बिल्कुल मैं नहीं कह सकता हूं कि पैक्स वाले ऐप जैसे होंगे, नहीं, बट नेचुरल जैसा आदमी होता है, सेहतमंद आदमी देखिए उसके बॉडी का हर पार्ट उतना ही सेहतमंद होता, हाथ जितने जैसे उसके पेट वैसा, उसके थाई सब सार, पूरा बॉडी पार्ट उसके एक जैसे मजबूत। हमारा क्या, आदमी तो एकदम दूला पतला पेट बड़ा, इसका मतलब प्रॉपर डाइट नहीं ले रहा है। सेकेंड स्टेप, पहला डाइट फिटनेस के लिए, पहला डाइट, सेकेंड डाइट के बाद एक्सरसाइज, ये सेकेंड पार्ट है फिटनेस के लिए जो जरूरी है। फर्स्ट डाइट, सेकेंड एक्सरसाइज, याद रखिए। इसलिए कि कभी कभार डाइट कंट्रोल करने के बाद भी जिस्म बराबर नहीं होते, फिट नहीं होते हैं, तो एक्सरसाइज फिर सेकंड पार्ट है जिसको इंशाल्लाह हम देखेंगे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इब्न माजा की रिवायत, आपने फरमाया, खवी मोमिन ज़ईफ मोमिन से अल्लाह को ज्यादा महबूब है, हालांकि खैर दोनों में है, दोनों ही अच्छे है, लेकिन ताकतवर मोमिन अल्लाह को कमजोर मोमिन से ज्यादा पसंदीदा है, लेकिन खैर दोनों में, ईमान की वजह से दोनों खैर है, दोनों अच्छे ईमान की वजह से, लेकिन खवी मोमिन अल्लाह को कमजोर मोमिन से ज्यादा पसंदीदा है। तो अब सेकंड पार्ट हम देखते हैं, स्टेप एक्सरसाइज, डाइट 70% हो गया, 30% रोल एक्सरसाइज प्ले करेंगी। मैं यहां कोई हेल्थ टिप्स देने या न्यूट्रिशन या डाइटिशियन के तौर पे नहीं खड़ा हूं, इसलिए बहुत जनरल पॉइंट्स रख रहा हूं, स्पेसिफिक्स में नहीं जाना। तो आप बोलेंगे हमारे फला तो ये बोलते हैं, तो भाई वो स्पेशलिस्ट होंगे फील्ड में, मैं एक जनरल आदमी हूं, एक्सप्लेन करना चाहता हूं कुरान हदीस के मुताबिक, ठीक है। एक्सरसाइज सेकंड पार्ट होंगे, याद रखिए, कसरत, कसरत, ठीक है, कसरत जो है बहुत जरूरी है कि इंसान कसरत करे, याद रखिए। और तकरीबन कसरतें जो की जाती है तकरीबन दुरुस्त होती है, इसमें कोई मसला नहीं, शरीक बातें उमूमन नहीं होती हैं। जब आप कोई भी एक्सरसाइज करें तो चंद चीजों को ध्यान में रखिए, पहला, इसमें कुछ हराम ना हो, शरीयत के खिलाफ ना हो, कोई भी कसरत में, जैसे मिसाल के तौर पर मार्शल आर्ट सीखने जा रहे हैं, कुंग फू सीख रहे हैं, वहां झुकना पड़ता है तो आप झुक नहीं सकते, तो ये दुरुस्त नहीं। बाकी आप सीखो लेकिन झुकने वाला पार्ट आप नहीं कर सकते, लेकिन आपको पता होना चाहिए कुंग फू के दो स्कूल्स ऑफ थॉट है, दो स्कूल्स है जिसके थ्रू कुंग फू चलता है पूरे चाइना में, नॉर्थ और साउथ चाइना के एतबार से। नॉर्थ के अंदर झुकने का सिस्टम है, लेकिन साउथ के अंदर झुकने का सिस्टम नहीं होता है, ठीक है, झुकने का नहीं होता, हाथ ऊपर करने का होता है, तो झुकने का नहीं होता है। तो बहरहाल झुकने का है तो आप नहीं झुक सकते, उतना छोड़ दीजिए, चूंकि शरीयत के खिलाफ है, हम अल्लाह के अलावा किसी सामने नहीं झुकते, ठीक है। तो हराम ना हो, पहला, शरीयत के खिलाफ कोई चीज ना हो, दूसरा, फर्ज कोई छूटता ना हो, चीज तो हलाल है लेकिन अब इतनी एक्सरसाइज कर रहे कि अजान हो रही है, ध्यान दो एक्सरसाइज कर रहे, तो फर्ज ना छूटता हो, ठीक है। इसी तरह चौथा, दूसरों को नुकसान ना हो, दूसरों को नुकसान ना हो, ठीक है। जैसा कि कुश्ती ठीक है आप पछाड़ते हैं, लेकिन बॉक्सिंग में क्या करते हैं, मुंह पे मारते हैं, मुंह पे मारना शरीयत में जायज नहीं, तो दूसरों को नुकसान ना हो, ठीक है। इसी तरह जो है पांचवी चीज, गैर महरम का इख्तलात ना हो, मतलब मर्द औरतों के साथ, औरतें मर्द के साथ ना हो ऐसी जगह, ठीक है। इसी तरह छठा, माहौल में कोई हराम काम ना हो रहा हो, माहौल में कोई हराम काम ना हो रहा हो। सातवीं चीज जो है पर्दे का एहतमाम, अगर औरतें कर रही है तो, औरतें रनिंग कर रही है, जिम जा रही है, स्विमिंग कर रही है, ये सब औरतें भी कर सकती है, सहाबियात ने किया, इंशाल्लाह मैं एग्जांपल्स दूंगा, लेकिन वहां ऐसे कोई वेल फर्निश्ड जिम्स वगैरह नहीं थे, बट वो ऐसी औरतें थी जो फिजिकली फिट औरतें थी, इतनी फिट कि हम में से कई मर्द भी उनके बराबर नहीं जा सकते, इतनी फिजिकली फिट औरतें थी, ठीक है। तो बहरहाल इसका आप खास ख्याल रखें, इसमें कुछ चीजें ये जो इंपॉर्टेंट थी, जो उसूल थे वो रख दिए आपके मैंने सामने, आपके सामने, ठीक है। अब हम में से अक्सर लोग कसरत क्यों नहीं करते, पहले वो देखते हैं हम लोग क्यों नहीं करते। पहली वजह, औरत है, जरूरी थोड़ी औरतों को कसरत करना, माशाल्लाह, ठीक है, ठीक है। अगर औरतें घर में वैसी कसरत करें जैसे पहले औरतें करती थी, मेहनत मशक्कत काम का, चक्की चला रही है, कुएं से पानी निकाल के ला रही है, ये वो फला, तो ठीक है, औरत है इसलिए जरूरत नहीं है। दूसरा, उम्र हो गई, अब क्या करते करके, अब समझ लीजिए कोई आदमी है ना, सफेद हो गई उसके सर के बाल, दाढ़ी के बाल, अब एक्सरसाइज करने आते, लोग बोलते हैं हजरत को देखो जवानी छूट रही, तो वो भी डर जाता है, यार सही बात है, नौजवान हंस रहे मेरे पे, जान दो मैं नहीं आता। तो क्या एक्सरसाइज सिर्फ नौजवानों के लिए होती है, बूढ़े भी कर सकते हैं अंदर की, उम्र की खैर में, ठीक। इसी तरह मैं एक दीनदार आदमी हूं, मैं कैसे एक्सरसाइज करूं, समझ रहे बात को, है ना, लोग भी वैसे, तुमको दाढ़ी शर्म नहीं आ रही, जिम में जाते, हेल्थ क्लब में जाते, शर्म नहीं आ रही, स्विमिंग कर रहे, शर्म नहीं। तो गोया दीनदार इंसान ने कुछ नहीं करना, सिर्फ नमाज पढ़ना और घर आना, बाकी सारी जिम्मा दूसरी दुनिया ने लिया हुआ है, ठीक। इसी तरह एक वजह, बहुत शर्म आती मेरे को एक्सरसाइज करने में, बहुत शर्म महसूस होती। इसी तरह एक वजह, मैं मोटा थोड़ी हूं, एक्सरसाइज की बात करें तो आप, मैं तो एकदम दुबला पतला हूं, तो क्या सिर्फ एक्सरसाइज मोटे लोगों को करना पड़ती है, किसने लाया ये उसूल, ठीक। इसी तरह जो है लोग क्या कहेंगे मैं अगर एक्सरसाइज करूंगा, तो इसलिए कुछ लोग एक्सरसाइज करते हुए तो कैसा करते हैं, एकदम छुप के घर के अंदर, अंदर के अंदर दरवाजों में दरवाजे लगा के, बीवी पूछ रही क्या कर रहे, कुछ नहीं बेगम, कुछ मत बोलो, क्या कर रहा, बस तुम बाहर रहो। अब इन्हें भी शक में होती, क्या कर रहे कि मेरे शौहर रोज जाए, कुछ मेरे पे तो नहीं पड़ के भूख रहे, पलीते तो नहीं जला रहे अंदर जाके, बाद में छुप के देख रहे, नहीं बेगम मैं जरा कसरत कर रहा, सबके सामने नहीं कर सकता, शर्म आ रही, लोग क्या बोलेंगे। अरे लोगों ने तो जो कहना था कहा, जिसको कहना था कहा, और कोई भी खबर में साथ नहीं आया बोलने के लिए कि हमने बोले तो इसने ये काम किया, जो सही है वो कीजिए, लोग तो कहते रहेंगे कहा और कहते रहेंगे। अब आइए, ठीक है, इस्लाम ने जिस्म को खवी, मजबूत, तवाना, फुर्तीला, सेहतमंद रखने को पसंद किया और मोमिनों कहा तुम ऐसा काम करो। अब आइए, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो कसरत की या जो स्पोर्ट्स खेले वो आपके सामने रखता हूं, ताकि बात वाजह हो जाए कि इस्लाम में स्पोर्ट्स क्या है, इसका कोई दखल है या नहीं। वो कसरत और स्पोर्ट्स, जो कसरत रखूंगा सीधा कसरत बताऊंगा, ये कसरत से ये फायदा होता है, लेकिन जो कसरत नहीं स्पोर्ट्स है उसमें हम उसका बैकग्राउंड देखेंगे, उस स्पोर्ट्स खेलने कितनी कसरत लगती। समझ लीजिए एक आदमी आके वेट लिफ्टिंग कर रहा, तो वेट लिफ्टिंग तो एक एक्ट है, वेट लिफ्टिंग के लिए मेहनत, कितना फिजिकली फिट होके आना पड़ता जब वेट लिफ्ट कर सकता आदमी, समझे ना। बॉक्सिंग कर रहा कोई आदमी, तो बॉक्सिंग तो एक अमल है, लेकिन फिजिकली कितनी मेहनत करके बॉक्सिंग के लिए उसने, आप अंदाजा नहीं लगा सकते, समझ रहे बात। तो वो भी आप लोगों को वो करना है, तो इंशाल्लाह हम वो देखेंगे। मैं छह चीजें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से रखूंगा जो खुद आपने की, ताकि सुन्नत भी हो जाए, मालूम कि ये सुन्नत भी है। छह चीजें जो आपने खुद किया, लोगों को तरगीब दिलाई करो और खुद भी किया उसमें। आइए हम देखते हैं एक के बाद एक, हम देखेंगे आज इंशाल्लाह रनिंग, जो कि बेस है पूरी एक्सरसाइजेस की, बुनियाद है रनिंग, ठीक। सेकेंड स्विमिंग, थर्ड हॉर्स एंड कैमल राइडिंग, फोर्थ आर्चरी तीरंदाजी, फिफ्थ जो हम देखेंगे फेंसिंग, सोड तलवारबाजी, और सिक्स्थ रेसलिंग पहलवानी कुश्ती दंगल, ठीक है। हम ये छह चीजें इंशाल्लाह अजीज आपके सामने रखेंगे, दंगल कुश्ती को बोलते हैं याद रखें, ठीक है। تو چھ چیزیں انشاءاللہ جس میں آپ کے سامنے بہرحال رکھوں گا. آئیے, ابن قیم الجوزی رحمہ اللہ فرمایا کرتے تھے, فٹنس کی چابی ہلچل میں ہے. کیا کہتے تھے؟ دا کی فار فٹنس از موشن. فٹنس کی چابی ہلچل میں ہے, ہلچل کرو فٹ رہوں گے. اب ہمارے پاس زیادہ زیادہ کیا چیز ہلچل کرتی معلوم ہماری؟ ایک گردن اور دوسری انگلیاں. کیا چل رہا؟ یہ چل رہا, یہ اور یہ, بس اس کے علاوہ کوئی ہلچل نہیں. آپ بولے کوئی سامان دو آفس میں تو وہ اس کو ویل چیئر رہتی ہے, وہ ویل چیئر کے ساتھ گھستے ہو جاتا ادھر چر گھماتے ہوئے, پھر وہاں سے سامان لے کے پیروں سے ادھر کرتے ہوئے اٹھ کے نہیں جاتا. اگر آپ گلف میں رہتے, یو ایس میں رہتے تو ڈرائیو تھرو معلوم نا, ڈرائیو تھرو مطلب کار سے اترنا نہیں پڑتا, گاڑی لے کے لگاتے دو, یہ فلاں وہ آرڈر دیے وہ کھڑکی میں دے دیا چلے ڈرائیو تھرو. اے ٹی ایم کارڈ بھی ڈرائیو تھرو ہے, کار جاتی وہاں اے ٹی ایم اندر سے اترنا نہیں, آپ منہ ڈالے پیسے نکالے ڈرائیو تھرو. پیٹرول ڈرائیو تھرو مطلب اترنے کا سین ہی نہیں ہے, موشن کا ہلچل کا چانس ہی نہیں ہے, بس بیٹھے رہو ایک جگہ. ٹھیک ہے, وہ کہتے ہلچل کرو, یہ بنیاد ہے فٹنس کی, یاد رکھیے. اور اپنے استاد احمد بن عبد الحلیم ابن تیمیہ رحمہ اللہ تعالیٰ فرماتے تھے, ہمارے استاد روز ایک پہاڑ چڑھ کے اترتے تھے صحت کے لیے, روز ایک ماؤنٹین چڑھتے اترتے. پہاڑ چڑھنے میں بہت ساری چیز انوالو ہے, رننگ انوالو ہے, اسٹیمنا ڈیولپمنٹ ہے, ٹریکنگ ہے, بیلنسنگ ہے, مائنڈ کنٹرول, اس لیے کہ آپ پتھر پہ چڑھ رہے ہیں, چکنا ہے, گر سکتے, کاٹے, آسان نہیں. یہ آپ ایسے دیوار پہ پہاڑ گھر میں بنا کے چڑھیں گے وہ نہیں ہے وہ پہاڑ, ریئل پہاڑ میں بہت کچھ ہوتا ہے. تو وہ روز ایک پہاڑ چڑھ کے اترتے تھے, سمجھ رہا, فٹ رہنے کے لیے فزیکلی پہاڑ چڑھ کے اتریے, انشاءاللہ فٹ رہیں گے آپ بھی. ٹھیک ہے, اب آئیے آگے بڑھتے ہیں. آج کل ہم کوئی ہلچل نہیں کرتے, انگلیوں کے ہلچل کے علاوہ ہمیں ہلچل بڑھانا چاہیے. پہلی چیز رننگ دیکھتے ہیں, رننگ, رننگ میں انکلوڈ کر لیجئے رننگ, جاگنگ, اس کے بعد جو ہے تیز چلنا, جو جو چیزیں ہوتی جس میں باڈی کو انسان موو کرتا اور آگے بڑھتا ہے. ٹھیک ہے, لیکن میں یہ نہیں کہہ رہا ہوں کہ آپ رننگ کا متبادل, رننگ ایک ریئل رننگ ایک الگ چیز ہوتی, مشینوں پہ آپ کا چلنا ایک الگ چیز ہوتی, لیکن اگر نہیں ہوتا تو وہ بھی چلیں گا, لیکن بٹ ریئل سیناریو میں جائیے. نبی اکرم صلی اللہ علیہ وسلم کبھی کبھار ننگے پیر چلنا پسند کرتے مٹی پر, پتھروں پر. ٹھیک ہے, اور کئی صحابہ کو دیکھا گیا اپنی چپلوں کو رکھتے اور کبھی کبھار ننگے پیر چلتے. پوچھا کیوں؟ تو کہ اللہ کے رسول صلی اللہ علیہ وسلم فرمایا کبھی بغیر جوتوں کے بھی رہا کرو, بغیر چپل کے بھی چلا کرو. ٹھیک ہے, ننگے پیر چلنا بھی, تو صحابہ مسجد کو نماز کو ننگے پیر آیا کرتے تھے بہت سارے. ٹھیک ہے, تو بہرحال رننگ, جاگنگ اور اس میں جتنے بھی ٹائپس ہوتے ہیں سب انکلوڈ ہم اس میں کر لیتے ہیں. یاد رکھیے سب سے آسان چیز صحت کو اچھا رکھنا, بیماریوں کو دور کرنے کے لیے, جو بغیر پیسے کی اور بغیر اکوپمنٹ کی ہوتی ہے, وہ ہے رننگ. رننگ کو آپ لگتے ہیں اور آپ لگتے ہیں, کوئی اکوپمنٹ نہیں, کوئی ڈیوائس نہیں, کوئی پیسہ نہیں. کیا کرنا ہے آپ کو؟ صرف شروع ہو جانا ہے. کچھ لگتا ہے اس کے لیے؟ کچھ بھی نہیں لگتا ہے, سمجھ رہے ہیں بات کو, کچھ نہیں لگتا ہے. تو یہ سب سے آسان ہے. ٹھیک ہے, اور اگر اتنا بھی انشاءاللہ ہم کرنا شروع کر دیں نا تو صحت بہت اچھی رہیں گی, فٹ, بیماریاں انشاءاللہ دور ہو جائیں گی. اور خاص طور سے ہماری خواتین رننگ کا معاملہ جو ہے وہ کرے, اور رننگ ٹریکس ہوتے ہیں اسپیشلی بنائے گئے جیسے فیملیز کے لیے ہوتے ہیں, بہت سارے اورنگ آباد میں بھی ماشاء اللہ, وہاں جائیے آپ کو ایسا مسئلہ ہے کسی جگہ تو گھر کے اندر آپ چل سکتے ہیں, صبح اٹھ کر آپ راستوں پہ بہرحال جا سکتے ہیں, باپ پردہ ہو تو کوئی مسئلہ ہی نہیں آتا. رننگ, آئیے رننگ کے تعلق سے نبی اکرم صلی اللہ علیہ وسلم نے کیا حکم دیا وہ ہم دیکھتے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم کے تعلق سے آتا ہے کہ آپ نے جو بنو عباس کے کئی بچوں کو آپ جمع کرتے, بنو عباس کے بچوں کو جمع کرتے, جمع کر کے سب کو ایک لائن میں کھڑا کرتے, لائن میں کھڑا کرتے, اور آپ صلی اللہ علیہ وسلم ادھر جا کے کھڑے ہو جاتے, اور وہاں جانے کے بعد بچوں سے کہتے میری طرف دوڑ کر آؤ, جو سب سے پہلے آئے گا اس کو یہ انعام دوں گا. اور وہ کہتے کہ بنو عباس کے لڑکے دوڑتے ہوئے آتے, نبی اکرم صلی اللہ علیہ وسلم کو کمر پہ چڑھ جاتا, کوئی سینی مبارک پہ چڑھ جاتا, کوئی کاندھے پہ چڑھ کے بیٹھتا, اور آپ سب کو اپنے گلے سے لپٹاتے, اور جو اول آتا اس کو انعام دیتے جو بولا گیا, ایک کھجور دوں گا, کچھ بھی ہو سکتا ہے. آپ آج کے دن ایک چاکلیٹ دوں گا, ایک کیڈبری دوں گا, ایک بسکٹ کے پیکٹ دوں گا, ایک یہ دوں گا, فلاں دوں گا, آؤ میرے طرف. دوڑاتے, رننگ, رننگ ترغیب دی نا, بچوں کو کھڑا کیا, بھاگو بھاگو, بچے آئے میں انعام دوں گا تم پہلے آؤ گے تو بیٹا. بچے آتے تھے اور آ کر نبی اکرم صلی اللہ علیہ وسلم کو شاید وہی پوائنٹ تھا, اینڈ ہاتھ لگاتے, سینے پہ آتا, کوئی کمر پہ بیٹھ جاتا, کوئی کاندھے بیٹھتا, آپ سب بچوں کو چومتے اور ان کو گلے لگاتے. تو رننگ, آج ہمارے گھروں میں کیا ایسا ماحول ہے کہ گھر میں تایا, والد, چچا آ کے بولے چل رننگ لگائیں گے, اچھا خاصا بھاگتا بچا تو رک بھک بھک چل, رننگ کر رہا, تماشے کر رہا, گھر میں یہ کر رہا, ان کے وہ جو جذبے کو آپ خود ختم کرتے بچپن میں ان کو روک روک کر. ٹھیک ہے, ہاں غلط جگہ بھاگ رہا تو الگ بات ہے, صحیح جگہ ہو کیجیے, لیکن جب آپ صحیح جگہ روک دیتے تھے بڑا ہو گیا غلط جگہ بھاگتا, پھر بھاگ گیا, بھگا کے لا لیا, بھاگ گئی تو بچپن میں نہیں بھگایا تو بھاگ کے چلے گی بےچاری, بھگائیے جہاں بھگانا ہے, جہاں نہیں بھگانا وہاں روکیے. ٹھیک ہے, آئیے دوسری روایت دیکھتے ہیں, مسند احمد کی روایت میں عائشہ رضی اللہ عنہا فرماتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے مجھ سے دوڑ کا مقابلہ کیا, ہسبینڈ اینڈ وائف نے دوڑ کا مقابلہ کیا, میں اور آپ صلی اللہ علیہ وسلم دوڑے اور نبی اکرم صلی اللہ علیہ وسلم हार गए और मैं जीत गई। पॉइंट तय हुआ, हम कहां से कहां दौड़ेंगे, दोनों भागे। लेकिन अब मैं ये रिवायत रख रहा हूं तो आप गुलमंडी जाके भागना ना शुरू कर, हस्बैंड वाइफ के हदीस में आया, फ्रोजन मॉल में भाग रहे मियां बीवी, हदीस में आपने किया और फैज भाई ने बोले दरस में भागना है तो हम भाग रहे, नहीं। हदीस में आता है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सफर पे थे, फौज आगे जा चुकी थी, फौज के आगे जाने के बाद तो अकेले थे रेगिस्तान में दोनों, तय किया गया कि ये पॉइंट से वो पॉइंट तक रनिंग होंगी, भागना है, ये पिकनिक स्पॉट पे भरी सड़कों पे नहीं भागे, ठीक है। तो मैं बस आजाद कर दे रहा हूं, तो कहा रनिंग लगाएंगे और दोनों भागे। मैं आयशा कहती मैं जीत गई, इसलिए कि मैं उम्र में कम थी, दुबली पतली थी। फिर एक सफर हुआ, फिर हम दोनों गए, फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कहा आयशा अब फिर से एक बार, फिर हम दोनों भागे, फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मुझसे जीत गए। जीतने के बाद आप सबने कहा आयशा पिछले का ये बदला हुआ, पिछली बार तुम जीती थी, ये बार मैं जीत गया। और वो कहती सेकेंड टाइम जब हम भागे थे शादी को वक्त हो गया था, मैं थोड़ी बड़ी हो गई थी और जिस्म पर वजन चढ़ गया था, पहले बहुत दुबली पतली थी जब फर्स्ट टाइम होती, सेकेंड टाइम मैं भाग नहीं सकी उतना तेज। मतलब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तब भी फिट थे और बाद में फिट थे, आपकी फिटनेस बराबर जा रही थी, मैं आयशा की फिटनेस कम हो गई बाद में, ऐसा बोल सकते ना, पहले दुबली पतली थी बाद में थोड़ा गोश्त आ गया तो कम भाग सकी, आप सब पहले भी भागे लेकिन हार गए चूंकि ये और तेज थी, बाद में भागे लेकिन आप जीत गए। जीतने के बाद कहा यह हुआ बदला उस चीज का जो पहले तुमने मुझे हराया था। तो आदमी अपने बीवी के साथ आप सब भागे, आप बच्चों के साथ भाग सकते हैं, कोई ना देख रहा हो ऐसी जगह हो, लोगों के खुद के पार्क्स होते हैं, खुद के फार्म हाउस होते हैं, क्यों नहीं भाग सकते अपने बीवी के साथ, महरामात के साथ, घर की औरतों की रेस लगा सकते। एक्टिव रहना, फिटनेस बहुत इंपॉर्टेंट है, याद रखिए ये चीज बड़ी अहम है, याद रखिए मुस्लिम खवातीन में इसकी बड़ी सख्त कमी पाई जाती है। आइए सेकेंड, ये रनिंग हुआ, आप सब खुद रन किए और दूसरों को रन करवाया, ठीक है। सेकेंड स्विमिंग, स्विमिंग के ताल्लुक से भी याद रखिए, आप सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से सीरत की कुछ रिवायतें, उसकी सनदों में बहरहाल इख्तिलाफ है, वो ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम बचपन में स्विमिंग सीखी थी किसी के एक बाग में, जब आपकी उम्र 5 या 6 साल, आपकी वालदा के इंतकाल से पहले, ठीक है, आपने सीखी थी 4-5 साल किसी के बाग में जाकर सीखी, वल्लाह आलम, लेकिन इसकी सनदों में बहरहाल इख्तिलाफ है कैसी है। उसके बाद सिलसिला अहदीस सहीह के अंदर एक रिवायत आती है, वो रिवायत इस तरह से, अल्लाह की जिक्र से जिस चीज का ताल्लुक ना हो वो चीज लहू और लैब है, फालतू है, जिस चीज में अल्लाह का जिक्र शामिल ना हो वो लहू और लैब है, फालतू है, सिवाय 4 चीजों के। मतलब 4 चीजें ऐसी है जिसमें अल्लाह का जिक्र ना भी हो तो वो बेकार नहीं है, लेकिन इसके अलावा सारी चीजें बेकार है। अल्लाह का जिक्र ना हो तो आपने गलत किया, वो काम नहीं करना चाहिए था, अल्लाह के जिक्र से ही करना। कौन सी 4 चीजें में अल्लाह का जिक्र ना भी किया जाए तो वो काम दुरुस्त है, सुनिए सुनिए, वो कोई भी काम इबादतों में से नहीं है, सुनिए। पहला, आदमी को अपने बीवी के साथ खेलना, अगर इसमें अल्लाह का जिक्र भूल भी जाए तो ये लहू और लाइब में नहीं आएगा, आप सब दौड़े ना अपनी बीवी के साथ, लहू और लाइब में नहीं हो। दूसरा फरमा, अपने घोड़े को सीधा करना, घोड़े को सीधा करना समझते ना आप, बहुत मुश्किल काम है, आपने घोड़ा नहीं देखा सो कैसा पालते कैसा बड़ा करते तो आपको नहीं मालूम घोड़े को सीधा करना किसको बोलते हैं। हाँ, पिक्चरों में आपने जरूर देखा होगा हमारे हीरो साहब जाके घोड़ा उड़ता आजा नीचे ये करते, थोड़ी देर बाद घोड़ा उनके पास आ जाता। घोड़े इतने जल्दी मानुस नहीं होते, महीनों की मेहनत करता है उस पर आदमी तब वो मानुस होता है इंसानों से। तो घोड़े की जो सुधारने के लिए मेहनत कर रहे उसमें जिक्र भूल जाए तो ये लहू लैब नहीं, फालतू काम नहीं है, ठीक है। तीसरा फरमाया, दो इंसानों का, एक इंसान का दो हदफ, दो डिस्टेंस, दो ऐसे निशाने जिस पे शूटिंग की जाती है, उस पे चलना चीजों को उठाने, जैसे इधर से तीर मारा तो उधर जाके तीर निकाल के इधर से इधर मारा, हदफ में चलना, ये लहू लाइब नहीं, इसमें अगर जिक्र भूल भी जाए तो कोई मसला नहीं है। और चौथा फरमाया, तैराकी सीखना और सिखाने में अल्लाह का जिक्र भूल भी जाए तो लहू लाइब में नहीं आता, ये सीखना और सिखाना स्विमिंग। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने की नहीं की, मैं उस मामले में तो इख्तिलाफ बना है, लेकिन आपने तरगीब दिलाई, हदीस बिल्कुल वाज़ह है, 4 चीजों में अगर जिक्र ना भी किया जाए, मतलब तमाम दुनिया की चीजें जिसमें अल्लाह का जिक्र नहीं होता वो फालतू है, सिवाय 4 चीजों के जिसमें क्या है, स्विमिंग। स्विमिंग, स्विमिंग बहुत अच्छी कसरत है और ऐसी कसरत जिसमें पसीना नहीं जाता है ना, जाता भी दिखता कहां पसीना है ना, आप एक्सरसाइज करो तो कहां पसीना है, मतलब बहुत एक्सरसाइज किया, स्विमिंग कहां से, बहुत देर करने के बाद जब निकल के अकड़ता मालूम होता है बहुत तैर लिया था आज। बहुत अच्छी एक्सरसाइज है, जिसमें फुर्तीला होता है, जो बच्चों की हाइट कम है हाइट के अंदर भी मुफीद होता है, ठीक है। आदमी एक ऐसा हुनर सीखता है जो जिंदगी में उसको काम भी आ सकता है ना, स्विमिंग बहुत अहम हुनर है, याद रखिए बहुत अहम हुनर है, सीखिए मर्दों के लिए भी और औरतों के लिए भी। आपको सॉरी औरतों के लिए कैसा? देखिए सबसे पहले तो जब बच्चियां आपकी छोटी हो, बालिग होने की उम्र से पहले खुद बाप सिखा दे, बालिग होने की उम्र से पहले। जब बड़ी हो जाए तो फिर औरतों के स्विमिंग पूल्स अलग होते हैं या स्विमिंग टाइमिंग बिल्कुल अलग होते हैं, पर्दे का नज्म होता है, ठीक है, वहां जाके क्यों तैर सकती है, उसमें क्या मसला? औरतों के सामने जब होंगी 17 ढाके और स्विमिंग करें, तो बच्चियों को सिखा दीजिए जब वो छोटी होती है। गांव वगैरह में लोग सिखाते हैं बच्चियों को, आमतौर से सिखाना चाहिए। याद रखिए एक अच्छा हुनर भी है और अच्छी कसरत और एक्सरसाइज भी, याद रखिए। तो दूसरा काम स्विमिंग, याद रखिए। अल खलीफतुल फारूक में उमर इब्न खत्ताब रज़ी अल्लाह अन्हु का एक मशहूर कौल है, वो फरमाया करते थे उमर रज़ी अल्लाह अन्हु, अपने बच्चों को तैराकी की और तीरंदाजी सिखाओ, अपने बच्चों को तैराकी स्विमिंग और तीरंदाजी आर्चरी सिखाओ, और इन्हें हुक्म दो, और इन्हें हुक्म दो कि अपने घोड़ों पर उछलकर सवार होना सीखे, और इन्हें हुक्म दो अपने घोड़ों पर उछलकर सवार होना सीखे, और इन्हें अच्छे अच्छे अशआर सिखाओ, मेंटली फिट करो और फिजिकली फिट करो, अशआर सिखाओ। और घोड़ों पे कैसा बैठना सिखाओ, बगैर जीन के, मतलब घोड़े पे बाल पकड़े उसके और सीधा कूद के बैठना सिखाओ, उछल कर बैठना। कि उछल कर बैठना पड़ता आदमी घोड़े, मालूम जंग के मैदान में आदमी गिर जाता तो कोई भी घोड़ा मिल जाता उसको पकड़ना, हर घोड़ा आपके कंट्रोल में नहीं आता, पकड़े और उछल के बैठ गए। एक बार घोड़े पे आप उछल के बैठ गए तो घोड़ा कंट्रोल में आ जाता आपके, वो मान लेता आप मालिक, समझ रहे हो, नहीं तो मानता नहीं। अगर आप उसको नीचे से पकड़ेंगे तो उछलेंगे। उछल कर बैठना सिखाओ घोड़ों के ऊपर, जिसके लिए बहुत मेहनत लगती है फिजिकली फिट, चूंकि उछला और घोड़ा आगे निकल कर आप नीचे जा जाते, हाँ, तो पता चला हमारा तो हाल ये कि कभी घोड़े पे किसी ने बिठा दिया, कहीं होता ना पिकनिक स्पॉट पे घोड़े थे और घोड़ा थोड़ा गैलप कर लिया, चौकड़ी लगा भागते ना, मतलब पूरा हवा में उड़ जाता उस टाइम पे, तो उतरने के बाद आदमी बोलता चलना नहीं आ रहा, मन के गए, गैलप किया ना उसने, झटके लिया, नहीं चलना आता, मांडिया पूरी रगड़े जाती, हालांकि उसमें जीन होती है लेकिन चूंकि आदत ही नहीं ना फिजिकल कोई चीज की, ये पूरे जांगे छिल जाती, क्यों, वो भागने से जो रगड़ पैदा हुई, आदत ही नहीं हमको बैठने की, समझ रहे, तो कह रहे हैं कि डायरेक्ट कूद कर बैठना सिखाओ, ठीक है। तो स्विमिंग सेकंड, थर्ड हॉर्स एंड कैमल राइडिंग, अब ये स्पोर्ट्स में भी काउंट कर सकते हैं हम इसको, एक्सरसाइज में भी काउंट कर सकते, क्योंकि हॉर्स एंड कैमल राइडिंग के लिए बहुत ज्यादा एक्सरसाइज वाला आदमी लगता था, वो फिजिकली फिट आदमी होता जो हॉर्स राइडिंग और कैमल राइडिंग करता, क्योंकि दोनों पे से गिरने के बाद क्या हाल होता है आपको अंदाजा होगा, घोड़े ने पैर पे पैर रख दिया तो क्या हाल होता है आपको मालूम होगा ना, कहीं बकरी ने पैर रखी तो कैसी तकलीफ होती है उसके खुर की। तो जब आदमी किसी चीज में होता है ना उसके लिए तैयार होता है, तो हॉर्स एंड कैमल राइडिंग याद रखिए, बहुत अहम चीज है। और इंग्लिश का एक मखौला है, कॉल है, इफ यू वॉन्ट टू मेक अ मैन जेंटलमैन गिव हिम अ हॉर्स, किसी अगर इंसान को बहुत अच्छा इंसान बनाना चाहते हो एक घोड़ा दे दो उसको, कि तो घोड़े को संभालते संभालते आदमी एक जेंटलमैन बन जाता मैन से, बहुत अहम चीज याद रखिए, ठीक है। और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने तरगीब दिलाई घोड़ों की और इसका सवाब बताया, याद रखिए, मेरा मकसद आज सवाब घोड़े पालने का बताना नहीं है, एक्सरसाइज से मुतालिक बातें हो रही है हमारी आज, ठीक है। मुस्नद अहमद की रिवायत है, अबू हुरैरा रजी अल्लाह अन्हु फरमाते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुकाबला बाजी नहीं है मगर दो चीजों में, ऊंट दौड़ में और घुड़ दौड़ में, मुकाबला करना जायज नहीं है सिवाय दो चीजों में, ऊंट दौड़ में और घुड़ दौड़ में। इसका क्या माना है? इसका माना ये कि जब मैं घोड़े पर सवार हूंगा और मेरा साथी घोड़े पर सवार हूंगा तो मैं उसको बोल सकता हूं चल लगी वहां जाने तक इतना दूंगा अगर तू हार गया, या फिर मैं इतना दूंगा, ये जायज है सिर्फ उन दोनों के लिए, मेरे लिए नहीं कि मैं लगा रहा तेरे भेदता और तेरे भेदता, वो तो जुआ है, समझे आप। मुकाबलाबाजी नहीं है सिवाय दो चीजों के, घुड़सवारी, दो घुड़सवार बोल सकते चैलेंज चलो वहां तक कौन जाएगा उसको इनाम मिलेगा, और ऊंट सवारी में दो ऊंट सवार बोल सकते चलो चैलेंज लग गया हम दोनों में, उनपे कोई दाव नहीं लगा सकता, वो एक दूसरे को बोल सकते मैं जीता तो इतना दूंगा और तू जीता तो इतना देना, ये हो सकता है। क्यों? ये बड़े अहम अमल है, तरगीब दिला इनाम दो इसमें एक दूसरे को, दौड़ो, इसलिए कि इससे फिजिकली आदमी फिट होता है। घुड़सवारी कोई मजाक नहीं, याद रखिए आप, ऊंट सवारी और घुड़सवारी, ठीक। मुस्नद अहमद की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जो है ने घोड़ दौड़ लगाई, एक बार डेस्टिनेशन तय किया, बड़े घोड़े बड़े उम्र के बच्चों के लिए, छोटे घोड़े और छोटे उम्र के बच्चों के लिए। अब्दुल्लाह इब्ने उमर फरमाते मैं भी उनमें था, मैं भी रेस में शामिल हुआ, बड़े घोड़ों पर बड़े बच्चे थे उनकी रेस थोड़ी दूर तक थी मदीने के बाहर तक, छोटे बच्चे जो छोटे घोड़ों पर थे उनकी मस्जिद नबवी से एक दूसरी इलाके तक थी, और मैंने उसमें हिस्सा लिया और मैं जीत गया उसे। आप सबने तरगीब दिलाई और खुद घोड़ दौड़ कराई, बच्चे आपके सामने करते थे। इसी तरह एक वाक्य सुनी, बुखारी की रिवायत है, अनस बिन मालिक रजी अल्लाह फरमाते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा हसीन, खूबसूरत, सबसे ज्यादा सखी, खर्च करने वाले और सबसे ज्यादा बहादुर इंसान थे, बहुत बहादुर इंसान थे। सुनिए आगे, इन्होंने कहा एक मरतबा रात के वक्त अहले मदीना घबरा गए, एक आवाज आई खतरनाक, पूरे मदीने के लोग घबरा गए, रात का वक्त और एक आवाज आई, घबरा गए, ٹھیک ہے، ایک آواز سنائی دی تھی، پھر ابو طلحہ رضی اللہ عنہ کہ ایک گھوڑے پر جس کی پیٹھ ننگی تھی، ابو طلحہ رضی اللہ عنہ مطلب لوگ باہر نکلے کھڑے، کیا ہوا کیا ہوا، اور وہ حضرت انس بھی باہر کھڑے ہوئے، کیا ہوا آواز آئی فلاں، وہ کہتے ہیں ابو طلحہ رضی اللہ عنہ کے گھوڑے پر جو کہ پیٹھ ننگی تھی، ننگی سمجھتے نا، مطلب گھوڑا بغیر زین کے تھا، اور بغیر زین کے گھوڑے پر سواری کرنا از ناٹ اے جوک، اس لیے کہ گھوڑے کو دونوں پیروں سے پکڑ کے رکھنا پڑتا ہے جب وہ بھاگتا ہے، تو سمجھے آپ، تو ننگی پیٹھ کا ابو طلحہ کا گھوڑا جس کے پیٹھ پر کچھ نہیں تھا، ننگی تھی، رسول اللہ صلی اللہ علیہ وسلم اس پر سوار تھے اور اس طرف سے آ رہے تھے جس طرف سے آواز آئی تھی، مطلب اندھیرے میں سے نکل کے آ رہے آپ، اور ننگی پیٹھ کے گھوڑے پہ آپ بیٹھے ہوئے، ٹھیک، ننگی پیٹھ کا گھوڑا ظاہر سے بال پکڑ کے چلا رہے ہوں گے، اس کو کچھ مطلب تیار گھوڑا نہیں تھا، لیا اور ہوتا نا ایمرجنسی میں آپ نکلے، ہیلمٹ بھول گئے، یہ بھول گئے، گاڑی بیٹھے اور کک مارے ہوئے چلے گئے، تو ننگی زین کا گھوڑا مطلب تیاری کا ٹائم نہیں تھا، کیوں تو دھماکہ ہوا تھا نا، تو پھر آپ کہتے ہیں آپ صلی اللہ علیہ وسلم حقیقت حال معلوم کرنے کے لیے تنہا مدینے سے باہر نکل گئے تھے، اکیلے چلے گئے تھے، بہت بہادر انسان تھا، اکیلے چلے گئے کہ اب کیا ہوا پتا نہیں، اندر لوگ ہیں، میں دیکھ کے آتا ہوں کیا، لیڈرشپ کی کوالٹی ہے، لیڈر خطرے میں لوگوں سے اپنے آگے ہوتا ہے، اور ہمارے لیڈرز خطرے میں پیچھے اور مال کھانے میں آگے ہوتے ہیں، حقیقی لیڈر وہ ہوتا ہے جو ہر وقت لوگوں میں ان سے آگے ہوتا ہے چاہے خطرہ، تو آپ آگے گئے، پورا دیکھ کر سروے کر کے آ گئے، ٹھیک ہے، جو ہے تنہا اطراف مدینے میں سب سے آگے تشریف لے گئے، پھر آپ صلی اللہ علیہ وسلم آ کر صحابہ رضی اللہ عنہ سے ملے، تو تلوار آپ کے گلے میں لٹکی تھی، چونکہ آپ ڈرے ہوئے تھے، شاید کوئی مسئلہ تو نہیں، تو تلوار بھی لی، لیکن تلوار لگانے کا وقت نہیں تھا، تو گلے میں پہن لی تھی اس کو، وہ چلے گئے تھے، تو تلوار گلے میں تھی، اور فرما رہے تھے گھبرانے کی کوئی بات نہیں ہے، گھبرانے کی کوئی بات نہیں، میں دیکھ کے آ چکا ہوں، کچھ بھی نہیں ایسا مسئلہ، اور اس کے بعد وہ کہنے لگے آپ صلی اللہ علیہ وسلم اس گھوڑے کے بارے میں، یہ گھوڑا تو دریا کی طرح چلتا ہے، اسموتھ رائڈ کرتا ہے، ایک دم بہت تیز بھی ہے اور بہت آسانی چلتا ہے، مطلب گھوڑے کی آپ نے تعریف بھی کی، اس کا مطلب نبی اکرم صلی اللہ علیہ وسلم رفتار کو پسند کرنے والے انسان تھے، جلد باز انسان نہیں تھے، لیکن رفتار کو پسند کرنے والے انسان تھے، اور چیزوں کو سمجھ رکھتے تھے کہ کون سی چیز کی کیا خصوصیت ہے، ہمارے پاس تو ایسا رہتا ہے ہولے شولے ہو جاتے ہیں ہم دین کا علم حاصل کر کے، کوئی چیز کا رفتار نہیں، کوئی چیز کا علم نہیں، کوئی نالج نہیں ہے نا، آپ کو نالج تھا کہ آپ کے زمانے کی سب سے اچھے گھوڑوں کی خصوصیت کیا تھی، تو آپ نے کہا یہ گھوڑا تو بالکل دریا کی مانند ہے، ایک دم اسموتھ سافٹ لیکن تیز چلتا ہے ایک دم، ٹھیک ہے، تو آپ نے تعریف کی، مطلب آپ جانتے تھے اس کی کیا خصوصیت ہے اس گھوڑے کی، آپ خود اس کے سوار بنے تھے، تو اس گھوڑ سواری کا حکم دیا اور خود گھوڑ سواری کی، اور صرف کی نہیں، آپ دیکھیے کس مشقت کے ساتھ بغیر زین کے بغیر تیار گھوڑوں پر آپ بیٹھتے تھے۔ چوتھی چیز انشاءاللہ جو ہم دیکھیں گے وہ ہے تیر اندازی، آرچری، یا تو اسپورٹس کے طور پہ لیجئے یا تو بہت ساری چیز، آج تو اسپورٹس سے بالکل ہی، آرچری ہو گیا، شوٹنگ ہو گیا، ٹھیک، مسند احمد کی روایت ہے نبی اکرم صلی اللہ علیہ وسلم فرمایا اور کہا، حدیث کے الفاظ اس طرح سے، تیر اندازی بھی کرو اور گھڑ سواری بھی کرو، تیر اندازی بھی کرو گھڑ سواری بھی کرو، پھر آپ نے آگے فرمایا اور کہا، اس کی مشق بھی کرو، لیکن مجھے جو ہے اور گھوڑوں پر سوار ہو کے تیر اندازی کی مشق بھی کرو، گھڑ سواری بھی کرو، تیر اندازی بھی کرو، اور گھوڑوں پر سوار مطلب گھوڑوں کے اوپر بیٹھ کے تیر چلانے کی پریکٹس بھی کرو، ٹھیک ہے، آپ یہ کریں، مجھے گھڑ سواری کے مقابلے میں تیر اندازی زیادہ پسند ہے، آپ سب کیا فرمایا، مجھے گھڑ سواری، اور ایک روایت نے فرمایا داغنے والی چیزوں کا علم سیکھو، داغنے والی چیزوں کا علم سیکھو، مطلب وہ چیزیں جو شوٹ کی جاتی ہے دوسروں کی طرف، اس کا نالج گین کیا کرو، جیسا تیر جاتا ہے یہ داغنے والی چیزیں ہوتی ہیں، شوٹ ہوتی ہے، یاد رکھیں، اس میں آدمی کو جا کے نہیں لڑنا پڑتا، یہ چلے جاتی خود، تو داغنے والی، تو کہا مجھے تیر اندازی گھڑ سواری کے مقابلے میں زیادہ پسند ہے، ٹھیک ہے، اور پھر فرما جس چیز کے ساتھ جو ہے بندہ کھیلتا ہے وہ سب باطل ہے، جتنے چیزوں کے ساتھ لوگ کھیلتے ہیں اسپورٹس کرتے ہیں سب باطل ہے، بیکار ہے، لہو اور لعب ہے، سوائے ان چیزوں کے، یہ چیزیں چھوڑ کر باقی سب لہو اور لعب ہے، پہلا آدمی اپنی کمان سے تیر اندازی کرنا، آدمی کا کمان سے تیر اندازی کرنا یہ فالتو نہیں، اس میں اللہ کا ذکر بھول بھی جاتا ہے اس کو کوئی گناہ نہیں انشاءاللہ، ٹھیک، دوسرا فرمایا گھوڑے کو تربیت کرنا سکھانا، اپنی بیوی کے ساتھ کھیلنا، ٹھیک ہے، اور تیر اندازی کا فن جس نے حاصل کیا اس کے بعد اسے بھلا دیا، اس نے اس چیز کا کفر کیا جس کی اس کو تعلیم دی گئی تھی، مطلب شوٹنگ کی پریکٹس سیکھنے کے بعد بھولنا نہیں چاہیے، آپ نے کہا کہ اس نے کفر کیا اس چیز کا جو اسے سکھایا گیا، ایک اچھی چیز سیکھی تھی بھول گیا ہو، خود نبی اکرم صلی اللہ علیہ وسلم ایک شارپ شوٹر تھے یاد رکھی، اور ایک جو ہے تیر چلانے ماہر تھے، جنگ احد کے اندر جب آپ صلی اللہ علیہ وسلم چند صحابہ بچے تھے، سبحان اللہ مذاق ہے، ٹھیک ہے، تیر لینا، لگا کے نشانہ کرنا، طاقت کے ساتھ اس کو، کتنی اسٹرینتھ لگتی ہے؟ آپ کو مزاق لگ رہا، وہ آج کل کے نئے ایرو نہیں آپ کو جس کو فٹ کر دیا اور وہ اسپرنگ سے جاتے ہیں، ایکچوئل آرچری جو ہوتی ہے آج بھی وہ چھوڑنا پڑتا ہے نا، اس کے اسٹرنگ کو پکڑ کے اس کو پورا کھینچنا، کتنی طاقت لگتی ہے، کھینچنے کے بعد اتنی طاقت ہو تو جائیں گا نا، آپ نے تو یوں کھینچا تو یہیں گر رہا تیر آپ کا، 100 فٹ، 200 فٹ، 300 فٹ تک تیر جاتے ہیں، معلوم آپ کو 300 فٹ دور تک آپ تیر مار سکتے ہیں ایک، سمجھا؟ اور عربوں نے تیر اندازی میں اتنی مہارت کی تھی، اتنی مہارت کی تھی کہ جب کروسیڈرز، جو صلیبی جنگیں ہوئی، جب کروسیڈرز پہلی بار سلجوق ٹرکس جس کو کہتے ہیں، سلجوق جو ڈائنیسٹی تھی، جو منگول قسم کے لوگ تھے، بہرحال ان سے ان کا وہ ہوا، چونکہ وہ ان کی حکومت شام میں تھی اس زمانے، جب وہ ہوئی تو وہ کہنے لگے کہ جب یہ لوگ تیر چلاتے تھے تو آسمان کالا ہو جایا کرتا تھا۔ ٹیکنیک کیا تھی معلوم آپ کو؟ تیر ہاتھ سے، 300-300 فٹ تیر جاتے تھے نا، تو ہاتھ سے نہیں چلاتے تھے، لیٹ کر تیر پکڑ کے پیر سے کھینچ کے مارتے تھے، تو ایسے کئی 100-200-400 لوگ ایک ساتھ مارتے تھے، جب وہ تیریں اڑتی تھی ہوا میں تو آسمان پورا کالا ہو جاتا تھا لگنے تک، سمجھ رہے؟ تو اتنا فزیکل اسٹرینتھ، طاقت، جس کو بولتے ہیں روبوسٹ، جس کو باڈی بولتے ہیں، ایک دم مضبوط جسم لگنا تیر چھوڑنے کا۔ اس کے بعد کنسنٹریشن نشانے پر، ابھی چھوڑنا ہے تو اس میں بہت پریکٹس لگتی ہے، مذاق نہیں، آپ نے لیا ہوا مار دیا اور لگ گیا میرا نشانہ، نہیں ہوتا، وہ بندوق لے کے آپ وہ پھگے مارتے نا، وہ نہیں پھٹتے جلدی۔ تو تیر میں آپ کو اپنی طاقت لگانا ہے، نشانہ کرنا، اور اس میں وہ پھگے والا کیا کرتا ہے، بندوق کی نوک ادھر مارو ادھر مارو، لگ جاتا برابر، وہ خود ڈائریکشن دیتا ہے وہ کہاں لگنے والا ہے، سمجھا؟ تو بہت محنت لگتی ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم ایک شارپ شوٹر تھے، ایک آرچری کرتے تھے، ٹھیک۔ پانچویں چیز، تلوار بازی، فینسنگ آج گیم ہے، ایک پورا تلوار بازی گیم ہے، بتایا نا آپ کو، چہرے کے اوپر اسٹیل کا ماسک لگا کے سفید کپڑوں میں ٹک ٹک ٹک ٹک ٹک ٹک پتلی تلواروں سے، ہے نا، فینسنگ بولتے ہیں اس کو، تلوار بازی ہو، ٹھیک ہے، ابھی جنگیں نہیں ہوتی تلوار سے، بٹ یہ سیکھنا چاہیے، یہ آرٹ ہے، آدمی کو ہتھیار کے ساتھ رہنا، ٹھیک ہے، ایک آدمی کو بورڈ ہل میں آتا ہے، ورنہ ایک آدمی کبھی کوئی نئی چیز دیکھے تلوار ہوگا اتنا جوش میں آتا ہو، کیا چیز ہے، ہے نا، طاقت کی، پہچان کی، بڑے پن کی علامت ہے یہ چیز۔ آج بھی دیکھیے کوئی دوسرے ملک سے ہمارے ملک آتا ہے، ہمارے ملک کا وزیر اعظم اس کو تحفے میں کیا دیتے ہیں، تلواریں دیتے ہیں، یہ آنر ہوتا ہے، رسپیکٹ ہوتا ہے، بریوری کے لیے، طاقت کے لیے، اور تلوار چلانا کوئی جوک نہیں ہے، اس لیے کہ تلوار اٹھانا ہی جوک نہیں ہے، سب سے پہلے تو چلانا دوسری بات ہے، 5-5, 6-6, 7-7, 8-8 kg کی تلواریں لے کے اٹھانا ہی مشکل ہے ہمارے ہاتھوں کے لیے، تو چلانا جوک نہیں، پلس ایک ایسا ویٹ جو آگے تک جا رہا ہے، بہت ایک ایسا نالج ہے جو بہت اہم ہے، اس سے انسان بہت کچھ سیکھتا ہے، یاد رکھیے۔ تو فینسنگ جیسے گیمز میں بھی ہم پارٹیسپیٹ کریں، اس کی پریکٹس کریں، ٹھیک ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے چلائی، صحابہ نے، اتنا کامن ہے، اس کے ایگزامپلس میں نہیں دوں گا، یہ تو بس شارٹس کے بہت ملیں گے آپ کو، ٹھیک ہے۔ اسی طرح چھٹی چیز جو ہے وہ کیا ہے، ریسلنگ یاد رکھیے، ٹھیک ہے، کشتی، ٹھیک ہے، تو ریسلنگ یاد رکھیے۔ اس کے تعلق سے ابن اسحاق اور البدایہ و النہایہ کی روایت ہے، ٹھیک ہے، رکانہ بن عبد یزید رضی اللہ عنہ، یہ عرب کے بہت ماہر پہلوان تھے، نمبر ون ہیوی ویٹ چیمپئن، سارے ٹائٹلز ان کے پاس۔ روایت میں آتا ہے کہ ایک مرتبہ نبی اکرم صلی اللہ علیہ وسلم کسی نے کہا کہ اگر رکانہ ایمان لا لینا تو اس کا پورا قبیلہ ایمان لا لینا، لیکن رکانہ ذرا فزیکل آدمی ہے، فزیکل لوگوں کا رہتا، یہ اٹھا لو وہ کرو تو بولتے ہیں ہاں تیرے میں دم ہے، تو رکانہ ایک فزیکل آدمی ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم نے کہا چلو پھر رکانہ کے پاس، آپ رکانہ بن عبد یزید رضی اللہ عنہ کے پاس گئے، جانے کے بعد رکانہ سے کہا تم ایمان لا لو تمہارے لیے خیر ہوں گا، تو کہا محمد تم مجھے کشتی میں بچھاڑ دو، یہ میرا فن ہے، میں ایمان لا لوں گا اگر تم حق نبی ہو تو، کہا ٹھیک ہے۔ رکانہ بن عبد یزید رضی اللہ عنہ جب لڑائی کے لیے کھڑے ہوئے تو اللہ کے رسول دکھنے ہی نہیں لگے، بیک سائڈ سے دکھ رہے ہی نہیں تھے، مطلب رکانہ اتنے بڑے تھے سائز میں کہ آپ صلی اللہ علیہ وسلم جب سامنے تھے تو دکھ ہی نہیں رہے پیچھے والوں کی آگے کون کنٹسٹنٹ ہے، کون کھڑا ہے، کہا ٹھیک ہے رکانہ آ جاؤ۔ نبی اکرم صلی اللہ علیہ وسلم آ گیا ہے، رکانہ آ گیا ہے، رکانہ ابھی لڑائی کے موڈ میں آئے نہیں تھے تو چت پڑے ہوئے تھے، تو اٹھے اور بولے نہیں کچھ تو تم نے جادو کیے تو امپاسبل، پہلے اس میں کوئی میں کیسے پچھاڑ سکتا، امپاسبل، عرب کا میں سب سے بڑا ہوں، کہا ایک بار اور، کہا ٹھیک ہے ایک بار اور، ونس مور، پھر دونوں آئے، پھر رکانہ کی کچھ سمجھنے اور سنبھلنے تک آپ نے پھر چت کر دیا، کہا ایک منٹ رک جاؤ تم جادو کر ایسا لگ رہا، دوسرے لوگ نہیں تم تو گرے ہیں، دو بار گر گئے اب تک، ہم سب نے دیکھے گر گئے تم، کہا کیسا ہو سکتا ہے یہ، میں دو بار کیسا گر سکتا ہوں، تیسری بار پھر لڑنے گئے اور رکانہ پھر چت ہو گئے، مطلب نبی اکرم صلی اللہ علیہ وسلم سائز میں کم ہے ان سے، ہائٹ میں کم ہے ان سے، فزیکلی چھوٹے ہیں، بٹ پھرتیلے اور ٹیکنیکل ہے کہیں نہ کہیں، کہ رکانہ کی سمجھنے تک آپ اپنے دور چل جا رہے، رکانہ یہ کیا ہوگا میرے ساتھ، نہیں نہیں یہ تو میرے کو لگا جادو ہے، پھر سے ایک بار، پھر سے تین بار کھیلے، تینوں بار ہار گئے، مطلب اس سے پتا چلا نبی اکرم صلی اللہ علیہ وسلم اور مدینہ کا واقعہ ہے. مدینہ میں آپ کی ایج کتنی ہوں گی؟ 40 سال میں نبی بنے, 13 سال مکے میں دعوت دی, کتنی عمر ہو گئی؟ 53 ایئر بولے تو پورے آزاد جھڑ گئے, داتا نکل گئے, بالا کدھر کے کدھر چلے گئے, کوئی سدھ نہیں. بولے 53 بہت جی لیے تم نے, چونکہ 35 میں ہمارے حال یہ ہے تو 50 والوں کیا حال ہوں گے. 53 ہے, وہ پریشان ہو گئی یہ کیا ہے. لیکن آپ سوئفٹ, ٹھیک ہے, ٹیکنیک اور اسٹرینتھ, ظاہر سی بات ہر بار اسٹرینتھ نہیں ٹیکنیک بھی ہوتی اسٹرینتھ. 3 بار ہار گئے, کہا کہ میں ایمان لاتا ہوں اس لیے کہ مجھے ہی کوئی آدمی ہرا نہیں سکتا اتنے آسان, جتنے ٹیکنیک سے آپ ہرا. لیکن یہاں ایک چیز جو پتا چلی وہ ہے نبی اکرم صلی اللہ علیہ وسلم کی فزیکل اسٹرینتھ اور ٹیکنیک, اور گویا آپ ماہر تھے کشتی میں. تب دیکھیے ایک آدمی جب مہارت رکھتا ہے نا تو سالوں بھی کوئی کام نہ کرے نا اس سامنے کوئی آ جائے تو وہ اپنے فن میں تو وہ ماہر رہتا ہے. جیسا عام زبان میں بولتے ہیں نا, شیر کتنا بھی بوڑھا ہو جائے دہاڑنا نہیں بھول سکتا ہو. جب آواز نکالتا ہے تو پورا جنگل خاموش ہو جاتا ہے کہ نہیں شیر آ گیا, چاہے کتنا ہی بوڑھا ہو. تو آپ اگر ریگولر پریکٹس میں نہیں بھی ہے, جب بھی موقع ملا آپ نے لڑا, اس کا مطلب آپ پہلے بچپن میں بہت مہارت اس میں حاصل کر چکے تھے, تبھی تو ایک جھٹکے میں کیا. عمر ابن خطاب رضی اللہ عنہ مشہور ریسلر, عکاس کے میلے میں آپ جاتے تھے اور انعامات جیت کے لاتے تھے نا, مشہور ریسلر, ٹھیک ہے. اسی طرح جو ہے دیگر اور صحابہ کے تعلق ساتھ سب کے سب ریسلر ایک دم ماہر, اور کشتی معمولی نہیں تھا. کشتی میں آپ کو اوور آل ڈیولپمنٹ کرنا پڑتا, اوور آل ڈیولپمنٹ, اوور آل. یاد رکھ عموماً کشتی کھیلنے والے سب سے غصے لوگ ہوتے ہیں, لیکن جیتتا وہی ہے جو اپنے غصے پہ قابو پاتا ہے. مانو آپ کو, اس لیے غصے میں آ کے آدمی ٹیکنیکس داو پیج بھول جاتا ہے, جو اس وقت میں بھی اپنے آپ کنٹرول میں رکھتا ہے وہی جیت پاتا ہے. اس لیے حدیث میں ہے نا کہ سب سے طاقتور انسان کون ہے؟ وہ جو غصے کو قابو کر لے. غصے کو مات دے دیا مطلب آپ دنیا میں مات دے سکتے ہیں لوگوں کو, سمجھے آپ. تو وہاں وہ مات دینے میں مینٹل اپنے آپ کو تیار کرا, فزیکل اسٹرینتھ, داو پیج, گرنا اٹھانا, وہ ساری چیزیں. اس نے کیا حملہ کرنے والا, یہ بہت وہ ہوتا ہے, یاد رکھیے. سیکھنا چاہیے, یہ تو سنت ہے, یہ ساری چیزیں سنت بھی ہیں. 6 کی 6 بری, آپ نے کی, آپ نے کرتے دیکھا, آپ نے بولا کرو, ٹھیک. بہرحال ہم اس کو پتہ نہیں کیا کیا سمجھتے, ان کا ان کا ان کا ان کا سب کو بانٹ دیا, ہمارا کچھ بھی نہیں اس کے اندر. بہرحال یہ پارٹ آج کے دور میں ہم کیا کیا کر سکتے ہیں, سائیکلنگ, مطلب جب سائیکل نہیں تھی اس لیے سائیکلنگ, باکسنگ, لیکن پنچ منہ پہ نہیں مارنا چاہیے, لیکن سیکھ سکتے, پریکٹس کر سکتے, اس کی تیاری کر سکتے. کنگ فو ہے, جھکنے کا عمل چھوڑ کے باقی آپ بہرحال کر سکتے. مارشل آرٹس کی ساری چیزیں سیکھ سکتے, ٹریکنگ ہے, ماؤنٹینئرنگ ہے, باکسنگ ہے, کک باکسنگ ہے, ویٹ لفٹنگ ہے, پاور لفٹنگ ہے, اور کیا کیا ہے, آرم ریسلنگ ہے, کئی چیزیں ہیں. ان تمام کے لیے ایک بہت فزیکل فٹ آدمی لگتا ہے. ہم یہ تمام چیزیں کر سکتے ہیں, شریعہ کمپلائنس ہو, حرام کوئی چیز نہ ہو, فرض نہ چھوٹے, دوسروں کو نقصان نہ ہو, غیر محرم کا اختلاط ملاؤ نہ ہو, ماحول میں کوئی چیز حرام نہ ہو, اور عورت ہو تو پردے کا نظم ہو. تو یہ تمام کام مرد اور عورتیں دونوں بھی کر سکتے ہیں. بس اپنے آخری پوائنٹ کی طرف جا رہا ہوں, وہ یہ ہے ایکسرسائز کے بعد, وہ یہ آج کی ایکسرسائز اور ہمارا جم کلچر, اس کے اوپر بھی کچھ نکات میں ضرور رکھوں گا, چونکہ آج کل ایک جم کلچر بن چکا ہے. جم کلچر کیا ہوتا ہے معلوم آپ کو؟ کیا رہتا ہے جم کلچر؟ جم کلچر یہ رہتا ہے کہ آدمی یوں کر کے بولتا پٹھے ویسا بننا ہے اپنے کو, سمجھا؟ 3 مہینے بعد مل, اب تو ابھی چل رہا, ابھی نہیں 3 مہینے بعد. یہ جم کلچر ہے, مطلب اس میں صحت اس لیے نہیں بنائی جا رہی کہ مجھے توانا, صحت مند, چست, پھرتیلا, نماز, روزہ, زکات, لوگوں کی مدد کرنا, اچھا جسم مجھے بہت کام آئے گا, جسم سلیم, العقل سلیم, عقل سلیم جسم سلیم میں رہیں گی, وہ سب نہیں. اس کا مقصد کیا ہے؟ پیسہ بننے کا اپنے کو, ٹھیک ہے. اس لیے اپنے آپ کیا کر رہے ہیں؟ ایکسرسائز کر رہے ہیں. نیا پوری کچرا کر دیا آپ نے اپنی نیت کا, وہ مقصد ہی نہیں رہا جو مقصد کے تحت اسلام اجازت دے رہا ہے. کیوں میں رکھ رہا ہوں؟ ورنہ لوگ سمجھیں گے جم کلچر کو میں پروموٹ کر رہا ہوں, چونکہ سب فلمیں بن رہی اسی پہ, لڑائی جھگڑے پر, فلاں اور جم. نہیں نہیں, میں تو یہ کہہ رہا ہوں جم کلچر کے اندر نہیں جانا ہے, ہم کو فٹ رہنا ہے کون سے بھی کلچر میں جا کے, لیکن وہ شریعت کے مطابق, سمجھ رہے. تو آج یہ جم کلچر جو چل پڑا ہے, یاد رکھیے اس کے کافی نقصانات اور کافی برائیاں اس سے سماج میں آ رہی ہیں. ایکسرسائز کیجئے, کرنا چاہیے, لیکن جم کلچر یہ بہت خطرناک ہوتا جا رہا ہے, جس میں بہت ساری چیزیں صحیح نہیں, اور سب سے پہلے نیت ہی صحیح نہیں کرنے والے کی, ٹھیک ٹھیک. لوگ جسم بنا کر عموماً تکبر کرتے ہیں, لوگ جسم بنا کے عموماً کیا کرتے ہیں؟ تکبر کرتے ہیں, اور اسی کے لیے جسم بنایا جا رہا ہے, ڈیولپ کیا جا رہا ہے کہ جب میں مجلس میں جاؤں, مجلس لوگ کہیں واہ بھائی واہ, ایسا چیسٹ ہونا, ایسے بائسپس ہونا, ہے نا, اور جب وہ بنا لیتا تو اوپر کی گنڈیا کیا بات ہے, لگتی نہیں ہوتا, کھل جاتی خود بہت, ہے نا. کوئی بھی کام ہوتا تو دھیرے دھیرے ہوتا, پورے سب دکھنا نا, پوری اسٹرینتھ کہاں ہے, انگڑائی بھی اسٹائلش لی جاتی ہے تب. ٹرائسپس پٹھے ٹرائسپس بنایا تو نے زبردست, ایسی بن گئی میری طرح سے, صبح اٹھا یوں کرا بن گئی, मतलब तारीफ कैसी रहती है उसकी, कहने को मेहनत नहीं किया मैंने कुछ निकाला, गया पागलों को ऐसा खा रहा और पता नहीं क्या क्या ले ले रहा, इंजेक्शन डाल दे रहा, सब कर ले रहा, और यहाँ ऐसा होता था सुबह उठा दो चार बार क्या बन गई, मेरा ऐसा नेचुरल है पैदाइश से, मैं ऐसी पूरा मसल्स वसल्स गट्स वट शेप मेरा सब ऐसी। ये जिम कल्चर है, तकब्बुर, दिखावा, बड़ाई, तारीफ, लोग जिस्म की तारीफ करे, ये सब आजकल मकसद हो चुका है, ठीक है। और पूरा करने का मकसद क्या है, कुछ नहीं तो अल्लाह फोर पैक मेरे बना दे, जिसके फोर हो गए अल्लाह बस सिक्स की तरफ मैं गामजन हूं, कामयाब करा दे, ये माइलस्टोन से लाइफ क्या, अल्लाह सिक्स भी हो गए मेरे, एट करा दे पैक्स, तो बस मैं जो हज को जाके आ जाऊं। हाँ, ऐसी हालत है लोगों की, मतलब पैक्स पे पेट के अंदर कितनी मसल्स नजर आती है उसके एतबार से सारा मामला तय हो रहा है, और इसके लिए अनथक मेहनत करके बिना हराम हलाल की तमीज रखे, बिना जिस्म और हलाल और तय्यब जो अल्लाह ने खा बोला वो छोड़कर किसी भी लेवल तक किसी भी दर्जे तक जा रहे हैं। इसकी सबसे बड़ी खबात स्टेरॉइड्स, इसे लोग मर भी रहे हैं, मर भी रहे, कई नौजवान सस्ते हल्के सड़े हुए फालतू स्टेरॉइड्स ले लेते हैं और मर जाते हैं। स्टेरॉइड्स कई वाकयात, बड़े मुस्लिम सिटीज में जाइए कई लोग मर जाते हैं, हर महीने वाकयात, ये जिम में मर गया, वो मर गया, मर गया, कॉमन हो चुका है स्टेरॉइड्स। सेकंड, क्योंकि वो मकसद असल तो चेंज हो गया, मकसद कुछ और हो गया जिसकी वजह से ये सब हो रहा। दूसरा ड्रग्स, ड्रग्स और नशा, क्यों तो बोले इससे जिस्म जल्दी बन जाता है। और तीसरा मुख्तलिफ ऐसे मंशियात बॉडी में डाल ले रहे हैं जिससे जल्दी डेवलप है, जिसके एक एग्जाम्पल है सिंथॉल, ठीक है, सिंथॉल सिंथेटिक अल्कोहल, ठीक है, सिंथॉल एक ऐसी जिसको बोलेंगे शराब होती है जिससे फिजिकली पंप नहीं करना पड़ता है आपको, उसको अंदर डालने से नेक्स्ट मतलब वो चीज आज ही बड़ा हो जाता है। फॉर एग्जांपल अगर चेस्ट में लेता है चेस्ट बड़ा हो जाता है, बाइसेप्स में लेगा तो बाइसेप्स मोटे होना शुरू हो जाते हैं। सिंथॉल बॉडी इसको कुछ हद तक कंट्रोल करती है और निकालने की कोशिश करती है लेकिन नहीं निकलता, अगर कंटिन्यूस लिया जाए आजा फट जाते हैं, बाइसेप्स फट जाते हैं, चेस्ट फट जाता है, ठीक। स्टेरॉइड्स का अगर मौत तक ना भी जा पाए तो उसकी फ्यूचर लाइफ में बहुत नुकसान है। स्टेरॉइड्स क्या होते हैं आपको मैं खाली मुख्तसर एक्सप्लेन करूं, बहुत सारे बच्चों को इल्म होता है। स्टेरॉइड्स क्या होता है, बॉडी अपने अंदर एक एनर्जी सेव करके रखती है, अल्लाह ने बनाया उसको, और ये तवानाई कब इस्तेमाल होती मालूम आपको, बुढ़ापे के अंदर वो एनर्जी रिलीज होती मालूम आपको, जब आदमी बूढ़ा हो जाता है, बॉडी में एक सिस्टम है वो एनर्जी का एक जखीरा ऐसा उठा के रखती है जो बुढ़ापे में निकलता है। स्टेरॉइड्स लेकर वो पूरी एनर्जी को इंसान अपनी जवानी में रिलीज कर देता है, हैवी पूरा वो पूरी चीजें रिलीज हो जाती है, जिसकी वजह से क्या होता है कम वक्त में मस्कुलरली वो बिल्ड हो जाता है, जिसम बड़े हो जाते हैं, जो शेप चाहे वो शेप शेप में ढलना शुरू हो जाते हैं। लेकिन होता क्या इसका नुकसान मालूम आपको, तब तो तकलीफ महसूस नहीं होती, वो नहीं होती, लेकिन जब बूढ़ा होता है तो तब उसको वो तवानाई नहीं मिल पाती है जो उसके बॉडी ने नेचुरल रिजर्व्स बना के रखे थे, फिनिश हो जाते थे, और वो उम्र में जाके फिर मल्टीपल ऑर्गन फेलियर्स होकर आदमी मर जाते, बहुत कम उम्र में मर जाते लोग। स्टेरॉइड्स ड्रग्स ले रहे हैं कि सेहत बन जाए, सिंथॉल इंजेक्शन होते हैं जिसको अगर यहां डाल दे तो ये बड़ा होना शुरू हो जाएगा, और काफी दो चार पांच महीने तक रहता है वो अंदर लिक्विड, वो बड़ा दिखता है, लेकिन वो कंटिन्यूस लेते गए तो पार्ट भी जैसा दिखता है, इसलिए आप देखिए कुछ लोग अन एबनॉर्मल इतने बड़े बाइसेप्स और ये हाथ इतने पतले पतले, तो ये सब समझ आप चेस्ट को बड़ा कर ले रहे हैं, ये सब कर रहे हैं क्यों, एम चेंज हो गया। एम क्या चेंज हो गया, सेहतमंद होना एम नहीं है, एम है क्या, एम है लोग तारीफ करे, मेरे बाइसेप्स इतने बड़े हो, लिखने में जरा मेरा नाम फला हो, ये सब छोड़िए अदर। और इसकी सबसे बड़ी पहचान जो आज का ये जिम कल्चर की क्या है मालूम आपको, हमारे बच्चे वाई शेप के हो गए पूरे, वाई शेप, वाई समझता आपको, ऐसा ऊपर बड़ा और नीचे ऐसा डंडा रहता ना वाई का, चेस्ट ऐसा यू और पैरा से पतले पतले अगरबत्ती के जैसे, अरे पट्टे क्या कर लिया तूने, पैरा इतने पतले और ऊपर का बढ़ा लिया, ऊपर का ही दिखता ना, बोले नीचे का दिखता का, जो दिखता वो बिकता, तो अपने को वो बड़ा करना है ना। थाइस देख के को बोलता हूँ कि क्या थाइस है तेरे, क्या देखते हैं लोग, तो बस उतना ही बना रहा हो, मतलब चल रहा था ऐसा वी शेप और नीचे काड़िया था, वाई शेप हो जाता है चलो यू और यू। ये हमारे पास एक ट्रेंड बना हुआ है, टी शर्ट मेरे को बहुत अच्छी आना जब पहनू तो मेरे जिंदगी की अरमान, मेरे जीने का मकसद पूरा हो गया, टी शर्ट आ रही मेरे को एकदम फिट आ रही एकदम बाइसेप्स पे, ठीक है ये मकसद बन गया। तीन से चार महीने खूब एक्सरसाइज वर्कआउट शेप में लाना है अपने आप को, शेप में होना, फिट होना इस्लाम हुक्म देता है, लेकिन ये जो पागलपन चढ़ाओ इस पागलपन को कंट्रोल में लाने की जरूरत है, इसको एक्सरसाइज के लेवल और फिटनेस के लेवल पे लाने की जरूरत है, ठीक। रीजन करने के, फिट दिखूं ताकि लोग तारीफ करें, मेरा हीरो करता है तो मैं भी को वैसा बनना है, मैं चाहता हूं अपने खानदान के इंस्पिरेशन बनूं, लोग देख के बोले हो क्या बॉडी है इनकी, इंस्पिरेशन बनना चाहता है। कुछ लोगों को शो ऑफ करना है, कुछ लोगों को टी शर्ट फिट आई तो अच्छा लगता है ना, कुछ लोगों का ये है कि अपोजिट जेंडर अट्रैक्ट हो, अब कुछ लोगों को तो नहीं बोलना चाहिए, मैक्सिमम लोगों का होता है कि बाजार में जाऊं तो लड़कियां पलट पलट के देखे, ओ, क्या जो है हंग जा रहा, हंग का हंग समझते ना एकदम, क्या बोलेंगे उसको, اردو زبان میں بہرحال مختلف لفظ یوز کرتے ہیں, مسٹنڈا بڑا, ہنک, ہنک لفظ یوز ہوتا ہے انگلش, مطلب بہت بنا ہوا آدمی بولتے ہیں نا, اور بہت ہی خطرناک ہے یار جی, تو مسٹنڈا بولتے ہیں اردو زبان میں بہرحال. تو وہ تعریف ہونا, کمنٹس ہونا پیچھے سے جانے کے بعد, ٹھیک ہے, پوری حرکت سکنات اس کے حساب سے ہوتی, بال اس کے اس اسٹائل سے جمتے کہ پورا بائک سے پوری برابر آنا, گاڑی اسی اعتبار سے چلائی جاتی, سیٹنگ اسی اعتبار سے ہوتی, کپڑوں کی ڈریسنگ اسی, تاکہ چیسٹ پورا کلیئر دکھنا کیسا شیپ میں دکھانا ہے, ٹی شرٹ پہننا ہے, گڈ لک, اٹریکشن, مخالف جنس میرے طرف آئے, یہ تمام چیزیں مقصد نہیں ہونا چاہیے. اچھی صحت ہو, توانائی ہو, پھرتیلا جسم ہو, میں اچھے سے اللہ کی عبادت کروں, نماز اور روزہ مکمل کر سکوں, ضرورت پڑے مسلمانوں کے کام آ سکوں, اچھی صحت ہزار نعمت ہے, میں بہت سارے کام اس سے کر پاؤں گا. اس کے علاوہ لوگ تعریف بھی کریں گے کبھی اچھی صحت دیکھیں گے تو الگ بات, لیکن میں اس کے لیے نہیں کرتا. لیکن آج پورا محور, پورا بیس وہ تعریف ہے جس کے لیے سب کچھ کیا جا رہا ہے. اس لیے کہا یہ کلچر درست نہیں ہے, جم جائیے اب کلچر درست نہیں ہے, جو اپنا لیا نا ہم نے یہ درست نہیں ہے. آپ باڈی کو مینٹین کرنے, فٹ رہنے, اور ضروری ہے آپ جم گئے تو پورے مسلس آپ کے دکھنا چاہیے, آدمی جائے اور پھرتیلا رہے کافی ہے, کوئی ضروری نہیں اتنا وہ ساری چیزیں ہو, یہ اہم بات ہے. تو اپنے نیت کو ہم بدلیں انشاءاللہ تو ایکسرسائز بھی انشاءاللہ باعث اجر اور ثواب ہوں گے. اور یہ ان نیچرل ہوتا ہے, امبیلنس ہوتا ہے, میل فیمیل دونوں یہی کر رہے ہیں. عورتیں اس لیے کر رہی ہے کہ وہ سلم ٹرم پتلی دکھنا, اور سائزز بالکل مطلب بالکل طے کر دیا تھا کہ اتنا اتنا اتنا اور اتنا ہونا, تو ہاں یہ فٹ ہے نا, اس سے نام ہوں گا, کالج میں لوگ تعریف کریں گے, برقع اتاروں گی تو لوگ دیکھیں گے. لیڈیز بھی کر رہی ہے, لیکن نیت کا درست ہونا بہت زیادہ یہاں ضروری, یاد رکھیے. اور ویسے عورتیں عموماً بہت کم دھیان دیتی ہے اس طرف, میں کہوں گا عورتیں خاص دھیان دیں, آفٹر میرج تو اور دھیان دیں, اس لیے کہ آفٹر میرج بچوں کے بعد عورتیں اوور ویٹ ہو جاتی ہے, نتیجہ یہ تو اوور ویٹ ہونے کا لیس اٹریکٹیو ہونا شروع ہوتی ہے اپنے ہسبینڈ کے لیے. تو وہ زیادہ وہ کرے کہ ایکسرسائز کرے, ہیلتھ کانشیس رہے, اچھی صحت رکھے, توانا رہے, صحت مند رہے, تاکہ بہت سارے کام کر سکتی ہے. آج صحیح ڈائٹ اور صحیح ہم نے ایکسرسائز نہیں کرنے کے نتیجے میں دواؤں کو اپنا دوست بنا لیا ہے, صحیح ڈائٹ اور صحیح ایکسرسائز نہیں کرنے کی وجہ سے دواؤں کو اپنا دوست بنا لیا ہم نے. دواؤں سے دوستی چھوڑیے, ڈائٹ اور ایکسرسائز کو درست کیجیے, انشاءاللہ اسلام میں اس کی بڑی امپورٹنس ہے. آئیے نبی اکرم صلی اللہ علیہ وسلم میں کچھ اوصاف دیکھ کر بات کو ہم ختم کرتے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم صحابہ, کچھ صحابہ کیسے دکھتے تھے, آئیے سب سے پہلا واقعہ نبی اکرم صلی اللہ علیہ وسلم کے سر کے تعلق سے آتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کا سر مبارک بڑا تھا, لیکن اتنا بڑا نہیں تھا کہ اب نارمل دیکھے, بڑا اور خوبصورت, ٹھیک. اسی طرح آپ کے تعلق سے آتا ہے آپ کی گردن لمبی اور پتلی اور انتہائی خوبصورت تھی. اسی طرح آپ کے کاندھوں کے تعلق سے آتا ہے کہ کاندھے آپ کے بہت چوڑے تھے, ٹھیک ہے, ہر نوجوان چاہتا کاندھے چوڑے, بہت چوڑے تھے, چوڑے ہونے کے ساتھ ساتھ بہت مسکولر تھے, بہت اس میں مسکولر ماس تھی اس کے اندر, یاد رکھیے گوشت تھا اس کے اندر, اور آپ کے جوڑوں کی ہڈیاں بہت بھاری تھی, جوڑوں کی جو ہڈیاں تھی نا, مطلب دیکھ کر جب آپ شرٹ اتار دیتے کبھی صحابہ کے سامنے تو دیکھ کر محسوس ہوتا ہے کہ ایک مضبوط آدمی ہوتا نا, شولڈر بالکل ایسا الگ سے نظر آتا, چونکہ ہڈیاں بڑی ہوتی ہیں, اس کی اسٹرینتھ ہوتی ہے اس کے اندر. تو آپ سمجھے بہت چوڑا تھا, ماس پیشیاں بہت مضبوط تھی, ہڈیوں سے اندازہ لگایا جا سکتا ہے کہ آپ بہت اسٹرینتھ والے انسان تھے, ٹھیک ہے, جوڑوں کی ہڈیاں جو بہت بھاری تھی, آپ کا چیسٹ بہت چوڑا تھا لیکن بہت زیادہ ابھرا ہوا نہیں تھا, بہت چوڑا تھا, اور چیسٹ اور پیٹ کم و بیش ایک جیسے تھے, مطلب اس لیے میں نے کہا پیٹ اندر بھی ہونا ضروری نہیں اور بہت بھاری, نیچرلی آدمی کا پیٹ اور چیسٹ برابر ہو جاتے, بہت زیادہ پیٹ اندر کی طرف بھی نہیں تھا اور باہر کی طرف بھی نہیں تھا, میانہ جو بولتے درمیانہ جو پیٹ ہوتا ویسا آپ صلی اللہ علیہ وسلم کا پیٹ تھا. آپ صلی اللہ علیہ وسلم کی ہتیلیاں گدی دار تھی, ہوتا ہے نا موٹی ہوتی گوشت ہوتا ہے, اور وہ آپ کی پنڈلیاں بھی جو گدی دار تھی اور چکنی تھی, جب وضو کرتے آپ تو پانی اس میں سے پھسل جایا کرتا, ٹک نہیں پاتا تھا اس پہ, ٹھیک ہے, تو گدی دار تھی آپ کی جو ہے. اسی طرح آپ کی چال ایسی تھی کہ جب پہاڑ سے کوئی آدمی اتر رہا ہو, مطلب جب آپ چلتے اتنا تیز چلتے جیسا پہاڑ سے کوئی اترتا نا, اسپیڈ بڑھ جاتی ہے نا پہاڑ سے جب اترتے آپ, صحابہ کہتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم سے زیادہ تیز چلنے والا انسان ہم نے کہیں نہیں دیکھا. آپ جب چلتے اور تیز چلنے والے انسان کی فٹنس کتنی ہوں گی آپ اندازہ لگا سکتے, چونکہ ہم تیز چلیں گے تو منہ کے بل گر جاتے, ہم جانے کا پنڈلیاں پوری تکلیف دیتی ہے, انگلیاں تک دکھتی ہے ہماری, لیکن آپ سب اتنا تیز چلتے جیسا پہاڑ پہ سے کوئی اتر رہا ہو. صحابہ کہتے ہیں کہ ہم جب چلتے تو آپ سب کی برابری چلنے میں تو نہیں کر پاتے, آپ اتنا تیز چلتے, آپ جلد باز نہیں تھے لیکن تیز تھے, یہ بات ہمیشہ یاد رکھی, جلد بازی شیطان کی طرف سے ہوتی ہے لیکن آپ سب تیز تھے, یہ بات سمجھیے آپ. تیزی وہ عمل ہوتا ہے جس میں آدمی عقل اور حواس کے ساتھ کام کرتا ہے, اور جلد بازی ہوتی ہے جس میں عقل اور حواس نہیں ہوتی, صرف کام جلدی کرتا ہے, ڈفرنس. عقل کے ساتھ کام تیز کرنا یہ تیزی ہے, اور عقل مار کے کام تیز کرنا اس کو بولتے جلد بازی. جلد بازی میں کام غلط ہوتا اور تیزی میں کام, تو آپ صلی اللہ علیہ وسلم تیز تھے لیکن جلد باز نہیں تھے, ٹھیک ہے, مطلب حواس کے ساتھ پورے سینسز میں رہ کر تیز کام کرتے تھے آپ, ٹھیک ہے. جب عمر ابن خطاب رضی اللہ عنہ کی خط کے بارے میں آتا بہت اونچے تھے, اسی طرح عثمان ابن عفان رضی اللہ عنہ کی خط کے تعلق سے آتا اونچے تھے، علی رضی اللہ عنہ کی کلائی کے تعلق سے آتا کہ ہاتھ کے برابر تھی، اور اتنا طاقت سے پکڑتے کسی کو جان نکل جائیں گے ایسا لگتا تھا. یہ تو صحابہ کا تھا، اور صحابہ کی ایگزامپلس بہت زیادہ دوں گا تو کوئی اس میں مزہ بھی نہیں آئے گا. اس کی وجہ یہ ہے کہ مرد ہے، سمجھ میں آ رہا ہے. آئیے عورتوں کی مثالیں لے لیتے، کچھ صحابیات کی بات کو ختم کرتے ہیں. جہاں مرد فٹ تھے وہاں عورتیں بھی فٹ تھیں آپ سب کے زمانے کی. یہ بتانے کے لیے میں عورتوں کی واقعات خاص لایا ہوں. آئیے اب سنیے. پہلا واقعہ ام عمارہ رضی اللہ عنہا کا، جنگ احد کا ماحول ہے، 10, 11, 12 or 13 یا چند صحابہ آپ سب کے پاس ہے، کچھ صحابہ ادھر نکل گئے اور کچھ صحابہ ادھر نکل گئے. معلوم نا پورا سین جنگ احد کا، آدھے صحابہ وہ سائڈ نکل گئے آگے، آدھے پیچھے رہ گئے. نبی اکرم صلی اللہ علیہ وسلم بیچ میں بچ گئے، اور چند صحابہ 10, 11, 12, 13 آپ کے پاس ہے. ایک کافر نے پتھر اٹھایا، پتھر اٹھا کے آپ سب کی طرف پھینک کر مارا. پتھر نبی اکرم صلی اللہ علیہ وسلم کے چہرے مبارک پر لگا، اس زور سے لگا کہ آپ کے کچھ دانت شہید ہو گئے، اور کڑیاں جو ہے وہ جو کڑیاں ہوتی نہیں وہ دھس گئی آپ کے گال مبارک کے اندر. اس کے بعد کافروں نے اٹیک شروع کر دیا کہ محمد ادھر ہے. چند صحابہ جو اپنے اطراف تھے، جس میں سعد بن ابی وقاص، عبد الرحمن ابن عوف، ٹھیک ہے، رضی اللہ عنہ، ٹھیک ہے، انہی صحابہ میں ایک صحابیہ بھی تھی معلوم، جن کا نام تھا ام عمارہ، وہ بھی اس کے اندر موجود ہے. وہ چند لوگوں میں جو ڈیفنس میں کھڑے ہیں، 5-7 مہاجر ہیں، باقی انصار ہیں، ڈیفنس میں کھڑے ہیں. سعد بن ابی وقاص کو اللہ کے رسول صلی اللہ علیہ وسلم خود تیر نکال کے دے رہے ہیں، سعد تم پر میرے ماں باپ قربان، چلاؤ. آپ صلی اللہ علیہ وسلم خود چلانے لگے جب دشمن زیادہ آنے لگے. اسی وقت جو ہے ام عمارہ رضی اللہ عنہا بھی اس میں موجود تھی، اور آپ کے پاس تلوار سے ڈیفنس کری تھی آپ صلی اللہ علیہ وسلم کا. تو ایک کافر ادھر سے سردار آیا تو یہ اس پر لپک پڑی، کیونکہ وہ آپ کی طرف جا رہا تھا، لپک کے زبردست وار کیا، اور اس کو اٹیک میں ایک ایسا وار کیا جو اس کے کاندھے پر لگا، لیکن اس نے ڈبل زیرہ پہن کے آیا تھا. زیرہ سمجھتے ہیں نا، تلوار نے پہلے زیرہ کو کاٹنا، میٹل کی شیٹ ہوتی ہے، اور اس کے بعد باڈی پہ لگتی جا کے، اس نے ڈبل پہنا تھا. لیکن وہ ہوتا ہے نا، کبھی جو آدمی اٹیک کرتا ہے نا، تو وہ اٹیک ایسا ہوتا ہے وہ اپنے اوپر خطرہ لے کے اٹیک کرتا ہے، کہ اسی وقت وہ بھی ولنریبل اٹیک کے رینج میں رہتا. تو یہ صحابیہ نے ایسا اٹیک کیا کہ وہ بھی رینج میں تھی اٹیک. جب انہوں نے وار کیا تو اس نے دو زیرہ پہنی ہوئی تھی، ایک زیرہ تو کٹ گیا لیکن وہ رینج میں آ گئی ان کے، اور اس نے جب وار کیا تو ہاتھ کٹ گیا، چونکہ انہوں نے زیرہ بھی نہیں پہنی ہوئی تھی، تو وہ تو رینج میں تھی. مطلب ایک ایسا اٹیک تھا نبی کو بچانے کے لیے کہ اس میں اپنا ڈیفینس کہیں نہ کہیں مس ہو رہا تھا ان کا. اٹیک کیا لیکن اس کی ڈبل زیرہ تھی، بچ گیا، ان کا ہاتھ کٹ گیا، ٹھیک. بہرحال لیکن پیچھے آئی اور جنگ چلتی رہی، ڈیفینس کرتے رہے. چند صحابہ شہید ہو گئے، چند زندہ رہے، یہ زندہ رہی اس کے اندر، ٹھیک، لڑتی رہی. عبد الرحمٰن ابن عوف لنگڑے ہو گئے، پیروں میں تیر لگے، چل نہیں پائے، گر گئے. ان کو 12 زخم لگے، مطلب صحابہ آنے تک ان کے حالت یہ ہو گئے تھے جو موجود تھے. ان کو 12 زخم، ایک کاندھے پہ لگا اتنا گہرا کہ ہاتھ کئی مچھی کو کٹ کے پورا یہ الگ ہو گیا، اور 11 زخم اور لگے، لیکن تلوار بازی آخر تک کرتی رہی. تو کتنے فٹ عورتیں تھیں نا، اور جنگ کے لیے نہیں آئی تھی، یہ خیمے میں تھے، لیکن جب دیکھے اللہ کے رسول اکیلے تو بھاگ کر چلے گئے. تو ظاہر سی بات ہے، بچپن سے پریکٹس، فٹنس، ماحول ہوگا جب ہی. تو میں کہہ رہا ہوں نا، ایسا آپ کر سکتے تلوار لے کے لڑنا شروع کر دیا اچانک، آپ ایک وار نہیں کر سکتے. تلوار کا وزن دیکھ کے آپ بولیں گے باپ یہ کیا اتنا وزن ہے. تو ظاہر سی بات ہے فٹ تھے، لڑائی کی عادت تھی، مشق تھی، جسمانی ساری چیزیں اویلیبل تھی، بس لڑتے نہیں تھے، ضرورت نہیں تھی، لیکن ضرورت پڑی ڈیفینس میں کھڑے ہو گئے. آج مسلم عورتیں سیلف ڈیفینس کی بات کر رہے ہیں، ان کو لوگ سکھا رہے کہ بھائی مسلم عورتیں سیلف ڈیفینس نہیں کر سکتی. بھائی ہمارے پاس تو سیلف ڈیفینس کیا، ہم دوسروں کو ڈیفینس دینے کے لیے طاقت رہنا چاہیے ہمارے پاس. یہاں یہ خاتون عورت ہے جس کا کام روزمرہ لڑنا نہیں ہے، بٹ ضرورت پڑنے پر نبی کی ڈیفینس میں اتر گئی، 12 زخم کھائے، مطلب 12 بار دشمن کی زد میں آئی. کتنوں کو مارا تفصیلات نہیں ملتی ہے، تو اس کے بعد گری. آپ دیکھیں یہ عورتیں. اب ہماری عورتوں کا حال، یہ جھنگور دکھ گیا تو بھیش ہو جائیں گی وہ. تمہیں تلوار، الوار، چاقو، خنجر، جنگ، میدان، گھوڑوں کی آواز، نقارے بجرے، آواز یہ ہو رہی، ڈھول بجاتے تھے کافر اور مشرکین، اور اس میں تلواروں کی آواز. اب تلواریں جب لگتی کیسے ہوتا، چنگاریاں نکلتی، اور اس میں ایک عورت کھڑی ہے، ڈٹ کے لڑ رہی، ڈیفنس کر رہی، اٹیک کر رہی ہے نا، یہ نہیں سوچ رہی کہ میں بچ جاؤں تو سب سے اچھا ہے، نبی بچ جائے سب سے اصل پرائم ہے. کتنے فٹ ہوں گے وہ. یہ ایک عورت نہیں، ایسی لاتعداد میں واقعہ دے سکتا ہوں، وقت نہیں ہے، لیکن ٹھیک ہے، اتنے فٹ عورتیں تھیں. دوسرا واقعہ ام حکیم بنت حارث رضی اللہ عنہ، یہ جو ہے اکرام بن ابی جہل کی بیوی تھی، ٹھیک ہے. ان کے تعلق سے آتا ہے کہ ایک مرتبہ جنگ میں اپنے شوہر کے ساتھ ہی، اکرام بن ابی جہل انتقال کر چکے تھے، انہوں نے دوسرا نکاح کیا، اپنے شوہر کے ساتھ ایک خیمے میں تھی. دشمن خیمے کی طرف آ گیا، رومی فوجی خیمے کی طرف آ گئے. جب دشمن خیمے کی طرف آیا تو روایت میں آتا ہے انہوں نے خیمے کا ڈنڈا نکال لیا، جو ڈنڈا لگا ہوا تھا خیمے کو سپورٹ کا، ڈنڈا نکال لیا. خیمے کا ڈنڈا نکال کر تلوار سے آنے والے فوجیوں سے لڑائی شروع کی. مطلب ڈنڈے کو چلانا ایک آرٹ ہوتا ہے، एक आर्ट होता है जो हमारे लिए जाफरान है, ठीक है, समझ भी नहीं सकते, आर्ट है वो, आर्ट। डंडा देके ऐसा घुमाए तो आके पीछे सर पे लगता, रख दो डंडा, इससे नहीं होने वाला, समझ रहे आप, आर्ट है वो। जब वो अटैक के लिए आ गया तो कितने फिट थे फिजिकली, डंडा ले लिया सपोर्ट के लिए, डंडे से लड़ी, 7 फौजियों को कत्ल किया जो हथियार के साथ आए थे, सेल्फ डिफेंस में 7 को मारा, किस चीज से मारा, समझ रहे आप, डंडे से, सेल्फ डिफेंस। मतलब मार्शल आर्ट की कितनी प्रैक्टिस होंगी उनको, डंडा चलाने की प्रैक्टिस। अब ऐसा तो नहीं, मेरे नजदीक मत आओ नहीं तो मैं मार दूंगी, उसके बाद तलवार है, तीर है, डिफेंस में खड़े है कि अब तलवार का अटैक भी आएगा तो वो लाठी से ही रुकेगा, तीर भी आने वाला तो लाठी से ही रोकना है, सारी चीजें सिर्फ उतना है डिफेंस में आपके पास, और कुछ नहीं, फिजिकल फिटनेस और आपका आर्ट, वो दो चीजों से 7 को मारा, उसके बाद फौज आ गई। कितनी फिजिकल फिट होंगी वो लेडी, अंदाजा लगा सकते। और ये भी अकेले, ऐसा नहीं कि अकेले है ये अकेले, अरे मैं लातादाद वाक्य सबों में गिना सकता हूँ आपको, इतने फिजिकल फिट औरतें हुआ करती थी, ठीक। और ये ऐसी औरतें नहीं है कि नौजवान कुमारी औरतों का जिक्र नहीं हो रहा, इकराम बिन अबी जैसे निकाह किया, उनसे औलादे हुई, दूसरी शादी की, इनसे बच्चे थे, इनके साथ रही, एज में मैं समझता हूँ 40-50 या 50 साल ऐसी एज है, ये कोई यंग लेडी लड़कियों की बात नहीं कर रहा हूं मैं कुमारी, ये सेल्फ डिफेंस का मामला है। हमारे पास तो क्या प्लानिंग होती, अगर कोई ऐसा वैसा हो गया ना तो सीधा भागना और लाइट के उसमें उंगलियां डाल देना, चालू कर देना, खुद अपने आप को मार लेना। अरे वाह, तो कुछ भी हो सकता ना, मर्द को तो आदमी पकड़ के कैदी बनाता, लेकिन औरतों की इज्जत भी लूट लेते लोग, तो हम बस प्लानिंग क्या रहती, मर जाने की। फिजिकली स्ट्रेंथ जब इंसान के पास हो, टेक्निक हो, आर्ट हो, तो वो किसी से नहीं डरता, कोई उसको आके छेड़ नहीं सकता यहां तक, है ना। आज लड़कियों को लोग छेड़ते हैं आसानी से, सेल्फ डिफेंस की, मुस्लिम लड़की नहीं पूरे, मैं समझता हूं हर लड़की ने प्रैक्टिस करना चाहिए सेल्फ डिफेंस की, ताकि ऐसे लोगों को मुंह तोड़ जवाब दे सकती है, ठीक। देखिए, ख्वाला बिनते अजवर अल असदी, ये जरार बिन अजवर अल असदी की बहन थी, और इनके ताल्लुक से आता है कि अगर आप जंगे यरमुक का वाकया उठाए, जंगे यरमुक, नेट पर जाइए जंगे यरमुक डालिए विकिपीडिया में, जंगे यरमुक के 12 सिपे सालारों में इनका एक नाम है, ख्वाला बिनते अजवर अल असदी, मतलब विकिपीडिया नॉन मुस्लिम से लिखी हुई, कोई इस्लामिक हिस्टोरियंस ने लिखे हुए, तो चूंकि ये भी लड़ी थी तो उन्होंने इतना इनकी महारत थी लड़ाई की कि उनको जनरल्स में शामिल कर दिया उसके अंदर, ठीक है। ख्वाला, तो खाला के भाई जो थे जरार को किसी ने गिरफ्तार कर लिया, एक टुकड़ी बनाई गई कि भाई जरार को जाके छुड़ा के लाओ। अब ये बहन बहुत मोहब्बत करती थी अपने भाई से, और लोग हमारे पास बहुत सारे बोलते खाला नाम नहीं रखना, बहुत बच्ची तैश वाली रहती है, इन्हीं की वजह से बोलते, बहुत जोशीली खातून थी। अब क्या हो गया, जरार को पकड़ के लेके चले गए लोग, कहा लाना है। अब बहन को तो बहुत वो थी कि नहीं भाई को मुझे किसी भी हाल में लाना है, तो कहा नहीं मैं जाऊंगी। लोगों ने कहा नहीं तुम नहीं जाऊंगी, औरत है, ठीक नहीं। कहा मैं जाऊंगी। जब मर्द सवार हुए, एक टुकड़ी बनी छोटी सी बटालियन हिफाजत के लिए, जंग के अलावा, जंग इधर चल रही है, लोग इधर गए, इन्होंने क्या किया मालूम, ढाटा वाटा बांधा अपना, क्योंकि जंगी जो होती है ना बख्तर वगैरह फुल रहता, उसमें औरत मर्द पहचाने नहीं जाते, पहन लिया और पीछे चले गई। अब जैसी काफिला दिखा जहां जरार रज़ियल्लाहु अन्हु को इन्होंने जेल में डाला हुआ था, वो गाड़ियां आती जिसमें पूरी सलाखी होती है, आदमी अंदर डाल के वो ले जाते अपने शहरों में, फिर बेच देते ऐसे लोगों को या मार देते। जैसे देखा तो अल्लाह अकबर कहा और सीधा टूट पड़ी। अब सब परेशान कि पीछे से ऑर्डर कहां से आ गया, सब आगे प्लान इधर से था, पीछे से एक आदमी अल्लाह अकबर बोला अटैक कर दिया। सबको अटैक करना ही था क्योंकि इनके भाई थे, काफी जोश में थे अपने भाई के लिए, अटैक कर दिया, सबने अटैक किया। ये अंदर गई, भाई को खोला, जब ये लड़ने लगी तो पीछे जो लोग थे जिम्मेदार उनमें से एक ने कहा अरे खालिद ने बगैर बोले आगे, खालिद हमारे साथ, खालिद बिन वली जिम्मेदार थे पूरे जंग के। तो लोगों बोले खालिद ने तो टुकड़ी बना के भेजे थे हमारे पास, खालिद खुद भी आ गए क्या, चूंकि वो जिस तरह से लड़ी जो टेक्निक्स थी उनके पास वो खालिद की जैसी थी। खालिद बिन वलीद जो कि दुनिया के टॉप मोस्ट जनरल में से एक है, दुनिया के इस्लामिक वर्ल्ड के नहीं बोला, टॉप मोस्ट दुनिया की, आप देखिए टॉप मोस्ट वर्ल्ड के जनरल्स में खालिद बिन वलीद टॉप मोस्ट रैंकिंग में, टॉप मोस्ट याद रखी। तो खालिद कैसे आके बगैर बोले, तो मुंह पे लगा हुआ था ना हिफाजत के लिए, समझ में नहीं आता मर्द औरत है, खालिद है कौन, लेकिन स्टाइल से आदमी समझ जाता कि यार ये स्टाइल से लग रहा है, तो गाड़ी चलाने की स्टाइल से कभी बोलता है अंदर बच्चा चला रहा, औरत चला रही, बहुत माहिर ड्राइवर दिख रहा है, तो आप गाड़ी की चाल से समझ सकते चलाने वाला। तो खालिद आ गए, जब खत्म हुई ये गई, खोला भाई को, सलाम किया, इस्तकबाल किया, तो भाई परेशान, तुम कहीं को आ गए, नहीं बोले मेरे को बर्दाश्त नहीं, चलो फिर लिया अपने भाई को, एक घोड़ा पकड़ा, भाई को बिठाया और दोनों बहन भाई बटालियन लेके चले गए। ख्वाला कहीं इनकी कारनामे, बहरहाल ये एक कारनामे, ठीक है। उम्मे सुलैम रज़ियल्लाहु अन्हा एक मर्तबा आई कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मैं जंग को चलूंगी, कहाँ चलूंगी, जंग के लिए चलूंगी, जंग में जा रहे थे। और इस्लाम ने औरतों को मिलिट्री सर्विस की इजाजत 1450 साल पहले दी, अमेरिका ने पहली बार दुनिया में इसकी इजाजत दी 1876 में। इस्लाम बहुत एडवांस है दुनिया की सारी एडवांसमेंट से। 1450 साल पहले का औरत जा सकती है, इन्होंने जो कहा मैं चलूंगी साथ, आप सल्लल्लाहु अलैहि वसल्लम कहा कि तुम नहीं चल सकती। क्यों नहीं चल सकती, क्यों नहीं चल सकती? हमल का आखिरी महीना है, प्रेगनेंसी का लास्ट मंथ है, और बोलती मेरे को चलना ही है। कितने फिट रहे होंगे अंदाजा लगाइए आप। यहां तो प्रेगनेंसी का पहला मंथ है तो बिस्तर पर पड़े हुए, तो पैदाइश तक बिस्तर पर पड़े हुए और पैदाइश भी नहीं हो रही, सीजरियन करके निकाल लेना पड़ रहा। फिटनेस का चूंकि लेक्चर है तो फिटनेस देखिए, अभी वो जो जज्बा वो सब छोड़ दीजिए, फिटनेस कितने फिट होंगे कि ये कंडीशन है, बोलते हैं मैं चलूंगा। आपने कहा नहीं तुम नहीं चल सकती, बहुत जिद की, रोने लगी, कहा नहीं नहीं नहीं नहीं नहीं मना नहीं, छोड़ दिया गया। जब आप सल्लल्लाहु अलैहि वसल्लम जंग से वापस आए, अनस बिन मालिक रजी अल्लाह अन्हु आए एक बच्चे गोद में लेकर, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम समझ गए ये उम्मे सुलैम का बच्चा होगा, क्योंकि उनको अल्लाह धन्यवाद थी, ये अनस बिन मालिक की वालदा है। तो उन्होंने फिर दुआ की, वाकई पूरा वाक्य बहरहाल आप जानते हैं, खजूर खाया और मुंह में लगाया, बच्चे के नाम अब्दुल्ला रखा, ये वो वाक्य है। तो आप देखिए जंग पे जाके आने में 15-20 डेज में औलाद होगी, मतलब कितने लास्ट पीरियड में थी, लेकिन फिजिकली फिट है, उनको कोई परवाह नहीं उस चीज से। हालांकि हमल ऑलरेडी एक्स्ट्रा बर्डन होता है, मालूम आपको, हमल कहते हैं अरबी जबान में एक्स्ट्रा बर्डन को, इसीलिए हमाल बोलते हैं वो लोग जो एक्स्ट्रा बर्डन उठाते हैं, बाजारों में सामान उठाते हैं, हमल हमला यहमल उठाना, जो उसका वजन नहीं होता। उस हालत में भी देखिए कितनी फिजिकली फिटनेस मैं बताना चाह रहा हूँ, कितनी फिट थी वो। जंगे यरमुक का वाक्य लीजिए, आखिरी वाक्य, बस बात को मैं खत्म करूँ। जंगे यरमुक का जो टर्निंग पॉइंट है वो सिर्फ औरतें हैं, मर्द नहीं है। जंगे यरमुक में ये हुआ, यहां मकसद मेरा जंगों को बताना और आपको जोश दिलाना नहीं है, यहां मकसद मेरा फिजिकल फिटनेस का इंपॉर्टेंस बताना है। कितने फिट होते थे कि सेल्फ डिफेंस में जरूरत पड़ने पर हर जगह तैयार है। आज अगर हमारे मुल्क को जरूरत पड़ती है कि हम उसके डिफेंस में खड़ा हो, कोई दूसरा मुल्क अटैक करता है, वी शुड बी फिजिकली फिट फॉर दैट, हम उसके लिए तैयार होना चाहिए, समझ रहे हैं? उसके लिए हम रेडी होना चाहिए, हमारी मर्द, हमारी औरतें, हमारे बच्चे डिफेंस में, ठीक है? हमारी आजादी, हमारे मुल्क की आजादी हमारी आजादी है, अपनी आजादी के लिए इंसान लड़ सकता है, याद रखिए, होना चाहिए। तो ये लोग अपनी आजादी के लिए लड़ रहे थे उस वक्त, क्योंकि उन पे लोग दुश्मन अटैक कर रहा कि उनको सुकून से नहीं रहने देना चाहता, ठीक है? जंगे यरमुक क्या हुआ, ये बहुत डिसाइसिव बैटल था, मतलब हुआ ये कि उधर से रूमियों ने क्या किया, मुकम्मिल मुकम्मिल लगा दिया अपना जोर मुसलमानों को हराने के अंदर। उस जंग में हुआ ये कि जब जंग शुरू हुई तो दुश्मन गालिब आ गया, दुश्मन की फौज हिस्टोरिकल एविडेंसेस के मुताबिक 150,000 से 2,00,000 के करीब थी, और अरब हिस्टोरियंस के मुताबिक 240,000 थी, मतलब 240,000 दुश्मन की फौज थी, और अरबों की तारीखी एतबार से 15,000 तादाद थी, और अरब क्रॉनिकल्स और जो क्रूसेडर्स है जो सामने वाले थे उनके मुताबिक 40,000 थी, मतलब 40,000:2,40,000 का रेशो में जंग चल रही है। तो दुश्मन को पता है ये लोग हम क्रश कर सकते, 2,40,000 की फौज और 40,000 बहुत कम होते हैं, अरबी तारीख के मुताबिक तो सिर्फ 15,000 थे, 15,000। अब ये जंग में जब खड़े हैं वो सामने, तो जब जंग शुरू हुई तो कुछ नए लोग जो थे वो भागना शुरू कर दिए जंग में से, पलट गए। जब जंग से ये लोग पलटने लगे तो औरतें जो पीछे खाना बनाने, पानी पिलाने, जख्मियों को, वो आगे बढ़कर आई, जिसमें उम्मे हकीम, वही जो डंडे से मारा था वो भी थी उसमें, ठीक, हिंदा बिन्ते उतबा अबू सुफियान की बीवी, ठीक है, रजी अल्लाह, ठीक, अस्मा बिन्ते अबी बकर, अबू बकर सिद्दीक की बेटी, ये तीन खास शख्सियतें थी इसमें, कई औरतें थी, और ये सब की सब क्या की, घोड़े पे सवार हुई और घोड़े पे सवार होकर तलवार लेके जंग में घुसी, और एक एक फौजी को वो कहती कि अरे शर्म करो, मर्द हो, भाग रहे हो, चलो इधर। तो वो उनको शर्म आने लगी कि यार औरतें जा रही है अंदर, हम पीछे भाग रहे, वो भी पलटे। सिर्फ ये लोगों ने उन्हें क्या, ये जंग में घुस गई औरतें, पूरी पूरी की पूरी, पूरे घमासान जंग के बीच में घुस गई, अभी मर्द भाग रहे और औरतें घुस रही है अंदर। कितनी बाहिम्मत थी, कितनी फुर्तीली थी, कितनी जोशीली थी, कितनी रेडिट थी, ये नहीं कि अब जंग हो रही थी मैं हाथ धो के आती, मां ये लपेटने का, वो करने का, ये सीधा करने का, उनको पता था वो किस कॉज के लिए वहां खड़े थे, ये सबका टाइम नहीं होता, देवर रेडी, ठीक, तैयार हुई, लड़ी, जाकर लड़ना शुरू कर दी। और एक एक फौजी जो भागता उसको बोलती क्या है, कैसे मर दो, चलो वापस। जब औरतों ने ये चीज देखी तो तारीख में आता है कि औरतों के इस अमल से बड़ी शर्म आई मर्दों को, और फिर पूरे वापस लौट के चले, नहीं तो जा रहे थे इधर, सब वापस लौट के आए और उन्होंने लड़ा, ठीक है। और अस्मा बिन्त अबू बकर रजी अल्लाह के ताल्लुक से आता है, इनके शौहर के साथ थी और पूरी जंग में थी, वापस नहीं लौटी, पूरी जंग में मियां बीवी साथ थे, एक दूसरे के डिफेंस करते, आपको बताया ना, दो लोग हो जाए तो एक डिफेंस करता पीछे से, दूसरा अटैक करता, ठीक है, सो कवर बोलते, कवर देता रहता हूं। तो या तो ये लड़ती और उनके शौहर कवर देते, और या तो उनके शौहर लड़ते और ये कवर देती उनको, पूरी जंग में रही उस दिन, जंग खत्म होने के बाद ही वापस लौटी। तो जंग को, जंग यरमुक को टर्न जो किया वो औरतों ने किया, वरना मर्द कुछ वजह से पीछे भागना शुरू कर दिए थे। और औरतों को पता था अगर ये पीछे भागे तो 2,40,000 इनको मसल के रख देंगे और पूरा ख़त्म कर देंगे। घुस गई, क्या करना है, घुस गई तो इनकी फिजिकल स्ट्रेंथ, फिजिकल फिटनेस, मेंटल फिटनेस, अपने जोश और जज्बा दीन के लिए, ठीक है, ये तमाम चीज़ें इससे पता चलती है। तो ये औरतों की खास मैंने बहरहाल मिसालें आपके सामने रखी, घुड़सवारी, तीरंदाजी, स्विमिंग, ये सारी चीज़ों में ये औरतें माहिर थी। तो मैंने इसलिए कहा ये लेक्चर फिटनेस का किसी सिर्फ मर्दों के लिए नहीं, ये मर्दों के लिए था, औरतों के लिए था, बूढ़ों के लिए था, बच्चों के लिए था, हम सबको फिजिकली अपने आप को बहुत बहुत बहुत बहुत बहुत ज़्यादा फिट करने की ज़रूरत है। बहरहाल उसकी नीयत यो अल्लाह को राज़ी करने, ठीक है, एक अच्छे जिस्म के साथ इबादत करने, ज़रूरत पड़ने पर अपनी और दूसरों की मदद करने को ही काम आता है। दिखावा, तकब्बुर, रिया किसी के पीछे फॉलो करने के लिए नहीं बल्कि खालिस अल्लाह के लिए करें। इस नीयत का भी अल्लाह ताला इंशाल्लाह हमें अजर देगा और इस सेहत का भी जब तक ये बाकी रहेंगे आपको हमें अजर मिलता रहेगा। तो बहरहाल चंद नुकात थे, चंद पॉइंट थे जो मैंने इस्लाम और फिजिकल फिटनेस के ताल्लुक से अपने सामने रखे। उम्मीद करता हूँ कि ये नुकात इंशाल्लाह अजीज आपके लिए जो है मुफीद साबित होंगे। अल्लाह रब्बुल इज्जत हम तमाम को मेंटली, स्पिरिचुअली और फिजिकली फिट बनाए और अल्लाह ताला हम तमाम को जो है ये जोश और जज्बा दे के अपने जिस्मों को हम बनाएं ताकि इन अच्छे जिस्मों के साथ हम सेहत के साथ अल्लाह की इबादत कर सके, अल्लाह के बंदों की मदद कर सके। जिस मुल्क में हम रहते हैं, इन मुल्क के अंदर जो हम नए नए कारनामे टेक्नोलॉजी के एतबार से और इसके अंदर एडवांसमेंट हम कर सके, चूंकि अच्छा जिस्म ही अच्छी अकल को पैदा करता है, अच्छी सलाहियतें पैदा करता है। अल्लाह ताला हमें उसकी तौफीक अता फरमाए। अल्लाह ताला हम तमाम को जो बीमार है उनकी बहरहाल बीमारियों को दूर करें, हम तमाम को जो हकीकी मानों में जो है सेहतमंद जो है बनाए, जब तक हमें जिंदा रखे, इस्लाम और ईमान पर जिंदा रखे। खात्मा ईमान पर हो। आखिर दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। Dear valuable listeners, for quick view of our future videos, please subscribe now. Thanks and wish you all the best. Muazzaz Nazreen, Assalamu Alaikum. Hamari aainda aane wali videos fauri dekhne ke liye abhi subscribe karein. Shukriya aur Allah Hafiz.